بسم الله الرحمن الرحيم إن الحمد لله نحمده ونستعينه ونستغفره ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهدي الله فلا مضل له ومن يضلله فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمدا عبده ورسوله وبعد فإن خير الحديث كتاب الله وخير الهدي هدي محمد صلى الله عليه وسلم وشر الأمور محدثاتها وكل محدثة بدعة وكل بدعة ضلالة وكل ضلالة في النار وقال عز وجل في القرآن المجيد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يا أيها الذين آمنوا اتقوا الله حق تقاته ولا تموتن إلا وأنتم مسلمون وقال يا أيها الناس اتقوا ربكم الذي خلقكم من نفس واحدة وخلق منها زوجها وبث منهما رجالا كثيرا ونساء واتقوا الله الذي تساءلون به والأرحام إن الله كان عليكم رقيبا وقال يا أيها الذين آمنوا اتقوا الله وقولوا قولا سديدا يصلح لكم أعمالكم ويغفر لكم ذنوبكم ومن يطع الله ورسوله فقد فاز فوزا عظيما اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقهوا قولي أما بعد تمام تعریفیں اس اللہ عز و جل کے لیے لائق و زیبا ہے جو تمام جہانوں کا بنانے والا اور اسے پالنے والا ہے اور درود و سلام اس کے آخری نبی محمد صلی اللہ علیہ وسلم پر. الحمدللہ ہم تمام یہاں اس ہفتے واری درس قرآن کے لیے جمع ہوئے ہیں. انشاءاللہ عزیز آج کے اس مختصر سے وقت میں میں آپ تمام کے سامنے ایک بہت ہی اہم عنوان پر روشنی ڈالنے کی کوشش کروں گا. آج کا جو عنوان انشاءاللہ عزیز میرا ہوں گا وہ ہے زکوٰۃ کون دے, زکوٰۃ دیں گا کون. بہت سارے سوالات زکوٰۃ کون دے پر لوگ کرتے ہیں کہ میں دیں گا کون, مطلب کتنا مال ہو, کتنا نصاب ہو. نصاب مطلب وہ تھریش ہولڈ, وہ لیول جس لیول تک اگر میرے پاس سال بھر اگر مال استعمال سے زیادہ رہے, بچت رہے. مطلب یہ ہوا کہ زکوٰۃ سیونگس پر ہے, انکم پر نہیں ہے. ہو سکتا ہے ایک آدمی 100 روپے کماتا ہو اور مہینے بھر میں 100 روپے خرچ ہو جاتے ہو, اور ہو سکتا ہے ایک آدمی 100 روپے کماتا ہو مہینے بھر میں 50 بچا پاتا ہو, سال بھر میں ایسے 50 50 50 بچتے رہتے ہو, ہے نا. تو اسلام یہ کہتا ہے کہ انسان کتنا بچا پاتا ہے اس پر زکوٰۃ لگائی جائے, نہ کہ جتنا کماتا ہے. کیونکہ کبھی ہوتا ہے ایک آدمی اکیلا, اس پہ کوئی ڈیپینڈنٹ نہیں, کوئی اس مطلب اس کو نہ بیوی ہے نہ بچے ہیں, اور وہ کماتا ہے اس کے بعد بہت بچ جاتا ہے. لیکن وہیں ایک دوسرا انسان جس کو بیوی بچے ہیں بہت سارے, ظاہر سی باتیں بچا نہیں پاتا ہے. اسلام کہتا ہے بھائی یہ طریقہ زیادہ بہتر ہے کہ جو بچت ہو اس میں لیا جائے, نہ کہ جو آئے. یہ تو آتا تو کچھ بھی ہے لیکن خرچ بھی تو ہوتا ہے نا. تو بہرحال اسلام نے یہ کہا کہ زکوٰۃ جو ہے وہ انکم پر نہیں سیونگس پر. تو اگر ہم سال بھر میں اتنا اتنا بچا پاتے ہیں تو اس میں زکوٰۃ دینا ہے. تو وہ تھریش ہولڈ, وہ نصاب جس کو بولتے ہیں, وہ لیول کیا ہے جس لیول تک مال کے پہنچنے پر مجھے اور آپ کو اپنے مال میں سے زکوٰۃ نکالنا ہے, ورنہ جس مال میں زکوٰۃ مل جاتی ہے اس مال کو برباد کر دیتی ہے. یاد رکھیے, ہے نا. آج انشاءاللہ جس میں آپ کے سامنے بات رکھوں زکوٰۃ کون دے, کون لوگ زکوٰۃ دیں گے, وہ لیول کیا ہے, وہ تھریش ہولڈ کیا ہے, اور چند اس میں بھی جو ہے غلط فہمیاں جو ہوتی ہیں انشاءاللہ وہ بھی رکھنے کی بہرحال میں انشاءاللہ عزیز کوشش کروں گا. آئیے ہم آگے بڑھتے ہیں. سب سے پہلی تو یہ بات یاد ہے کہ زکوٰۃ ہی بڑی اہم چیز ہے, اور زکوٰۃ اگر ہم نہ دیں تو اس کا بڑا بھیانک انجام آخرت میں ہو سکتا ہے. چونکہ زکوٰۃ ایک فریضہ ہے, یہ فرض ہے, جیسا کہ توحید ہے, شہادت, گواہی دینا, نماز ہے, روزہ ہے, تو زکوٰۃ اور حج یہ 5 فرائض ہیں. تو زکوٰۃ ایک فریضہ ہے, ہمیں یہ دینا ہے, یہ مالی فریضہ ہے. لیکن ٹھیک ہے, جس کے پاس مال ہو تو دینا ہے, نہ ہو تو کوئی مسئلہ نہیں. حج یہ مال اور صحت سے اس کا تعلق ہے, اور راستے آسان ہوں, سفر کے تکلیف نہ ہو تو اس سے تعلق ہے. تو اگر صحت ہے, مال ہے, سفر میں آسانی ہے تو حج ہے, ورنہ نہیں ہے. مال ہے تو زکوٰۃ ہے. ٹھیک ہے, تو یہ زکوٰۃ ایک مالی عبادت ہے جو رب العزت ہم سے چاہتا ہے, اور اس کے کئی فوائد ہیں. اور یہ ایک خرچ کرنا انسان کے اندر ہزاروں ہزار اچھی صفتیں پیدا کر دیتا ہے, اس لیے کہ مال کا جمع کرنا ہی انسان میں سب سے زیادہ بگاڑ پیدا کرتا ہے. کینا, بغض, تکبر, رشتوں کو توڑنا, مطلب خطا رحمی کرنا, لڑائی جھگڑا, حسد, جلن, یہ سب کیوں ہوتی ہے؟ مال, جب مال خرچ کرنے کا آدمی عادی ہوتا ہے تو یہ ساری برائیاں انسانی نفس سے نکل جاتی ہے, اور انسان پاک اور صاف, حرص اور خواہش اور ہوا اور رشتوں کو توڑنے سے بچ جاتا ہے. ٹھیک ہے, تو لہٰذا شریعت یہ چاہتی ہے کہ ہم مال خرچ کریں اور اپنی نفس میں اچھی خصلتیں, اچھی صفتیں پیدا کریں. اب سونے اور چاندی جس کی زکوٰۃ نہ دی جائے, اس کے تعلق حدیث کے اندر آتا ہے کہ سونے اور چاندی, صحیح مسلم کی روایت ہے, سونے اور چاندی, اور قرآن کی آیت بھی بہرحال ایک ہے, سونے اور چاندی جن کی زکوٰۃ نہیں دی جاتی, حدیث کا بہرحال مفہوم رکھ رہا ہوں کیونکہ طویل روایت ہے, اللہ رب العزت عزیز خان تو ان کی تختیاں بنائیں گا, پلیٹیں بنائیں گا سونے اور چاندی کی, اور ان سونے اور چاندی کی پلیٹوں کو پگھلایا جائے گا, اور پگھلا کے انسان کے پہلوؤں پر سائڈ سے, اور پیشانی پر، سر پر، ٹھیک ہے، اور اس کے کمر پر روایت میں آتا ہے وہ ڈالا جائے گا. جب وہ ٹھنڈا ہو جائے گا، جب وہ کول ڈاؤن ہو جائے گا، پھر اسے نکالا جائے گا، پھر گرم کیا جائے گا، پھر ڈالا جائے گا. اس شخص کا حال ہوگا جو اپنی مال کی زکات نہیں دیتا. کسی سوال کرنے والے نے پوچھا اللہ کے رسول صلی اللہ علیہ وسلم کیا جانور ہے؟ یہ تو ہوا سونے اور چاندی کا معاملہ، آج کے زمانے میں کہیے کیش کا ہوا. جس کے پاس جانور ہے تو کہا جس کے پاس جانور ہے ان کے جانور خوب موٹے تازے ہو کر آئیں گے اور تعداد میں خوب بڑھ جائیں گے، مطلب دنیا میں جتنے سے زیادہ ہو جائیں گے، اور خوب بڑے بڑے ہو کر آئیں گے، موٹے تازے بڑے اور تعداد میں زیادہ ہو کر آئیں گے، اور انسانوں کو رونتے ہوئے جائیں گے، اس انسان کو جو ان کی زکات نہیں دیتا تھا. اور ایسا ان کے ساتھ جب تک کہ لوگوں کا حساب اور کتاب ختم نہیں ہوتا تب تک ہوں گا، مطلب 50,000 سال تک ان کے ساتھ یہ ہوں گا. پھر لوگوں کا حساب کتاب ہونے کے بعد ان کا بھی حساب کتاب ہوگا، لیکن تب تک کیونکہ ایک فریضہ چھوڑ کر آئے تھے ان کو وہ سزا ملتی رہیں گی جب تک لوگوں کا حساب کتاب ہوگا، 50,000 ایئر تک ملیں گا. اور پوچھا گیا اونٹوں کا تو کہا اونٹ بھی بڑے موٹے تازے ہو کر آئیں گے اور دانتوں سے کاٹیں گے اپنے زکات نہ دینے والے کو. کہا گائے کا تو گائے بھی کہا یہی ہوگا، موٹی تازی بڑی اور تعداد میں زیادہ آئیں گے رونتے ہوئے جائیں گے. کہا بھیڑ بکری کا تو کہا بھیڑ بکری کا بھی ہوگا، موٹے تازے ہو کر آئیں گے اور رونتے ہوئے جائیں گے 50,000 سال تک جب تک حساب کتاب نہیں ہوگا. تو بہرحال میں نے ایک مفہوم رکھا، بہت طویل روایت ہے یاد رکھیے، ٹھیک ہے. تو زکات بڑی اہم چیز ہے. اسی طرح جو ہے زکات نہ دینے والوں کا جو ہے پیسہ قیامت کے دن گنجا سانپ بن کر آئیں گا. یہ بات بھی ہم نے دیکھی صحیح بخاری کی روایت ہے، نبی اکرم صلی اللہ علیہ وسلم فرماتے ہیں کہ جو لوگ زکات نہیں ادا کرتے روزے قیامت ایک سانپ ان کے گلے میں ڈالا جائے گا، جو گنجا ہوں گا اس کے زہر کی وجہ سے، اس کے سر پہ دو نشان ہوں گے، جیسا کہ یہاں پر ناگ ہوتا ہے نا کوبرا، دو نشان ہوتے ہیں، دیکھیے اس کے دو نشان ہوں گے، اور وہ اس کے گلے میں لپٹ جائیں گا اور اس کے ہونٹوں کو ڈستا رہیں گا اور کہیں گا نہ کنز انا مالک، میں تیرا خزانہ ہوں، میں تیرا مال ہوں. اور کنز اس خزانے کو کہتے ہیں جس کی زکات نہیں ادا کی جاتی، سمجھا؟ زکات ادا کرے تو کنز نہیں رہتا ہے پھر، وہ سمجھ رہے. تو زکات ادا نہیں کرنے والے کو دیکھیے سزا ہے. اسی طرح روایت کے اندر زکات نہ دینے والا دوزخی ہوں گا، نبی اکرم صلی اللہ علیہ وسلم فرمایا. طبرانی کی روایت ہے، انس بن مالک رضی اللہ عنہ فرماتے ہیں کہتے رسول اللہ صلی اللہ علیہ وسلم فرمایا زکات نہ دینے والا قیامت کے دن آگ میں ہوں گا، جہنم میں جائیں گا، کیونکہ ایک فریضہ ہے، ٹھیک ہے. اسی طرح زکات کے تعلق سے اور ایک روایت میں آتی ہے الفاظ جو طبرانی کی روایت ہے، نبی اکرم صلی اللہ علیہ وسلم فرما کہا زکات ادا نہ کرنے والے لوگوں کو اللہ تعالیٰ قحط سالی میں مبتلا کر دیتا ہے. جو قوم زکات نہیں ادا کرتی قحط سالی، سوکھا، اناج کے نہ اگنا، جانوروں کا مر جانا، قحط آپ سمجھتے ہیں نا، بھک مری عام ہو جانا، ایسی کیفیت میں ڈال دیتا جو لوگ زکات نہیں دیتے. کتنی خطرناک اور بھیانک بات ہے نا. آگے بڑھتے ہیں. اسی طرح جو ہے زکات ادا نہ کرنے والا رسول اللہ صلی اللہ علیہ وسلم نے ایسے شخص پہ لعنت بھیجی ہے. اور حدیث کے الفاظ جو ہے یہ اسبہانی کی روایت ہے، نبی اکرم صلی اللہ علیہ وسلم فرما، علی رضی اللہ عنہ کے راوی وہ کہتے ہیں آپ صلی اللہ علیہ وسلم فرمایا سود کھانے والا، کھلانے والا، گواہی دینے والا، لکھنے والا، سب لوگوں پر لعنت فرمائی. پھر فرمایا نیز بال گوندنے، گندوانے، ٹھیک ہے، والی پر جو ہے آپ نے لعنت فرمائی، مطلب جو گونتے گنواتے ٹیٹوئنگ کرتے ہیں، ٹھیک، بالوں کو بھی گونتے، نقلی بال اٹیچ کرتے، ان پر بھی آپ نے لعنت فرمائی. پھر فرمایا زکاۃ ادا نہ کرنے والے پر بھی آپ نے لعنت فرمائی. پھر فرمایا حلالہ نکالنے والے اور نکلوانے والے پر بھی لعنت فرمائی. سود کے چاروں لوگ ان پہ لعنت، جسموں کو چینج کرنے والی عورتوں پر لعنت، اور اس کے بعد زکات نہ دینے والوں پر لعنت، اور آخری میں کہا حلالہ کرنا اور حلالہ نکالنا، مطلب جو کر رہا ہے اور جو کرا رہا ہے، دونوں پر آپ نے لعنت فرمائی ہے، یاد رکھیں، ٹھیک ہے. تو زکات نہ دینے والے پر نبی اکرم صلی اللہ علیہ وسلم کی لعنت ہے. میں نہیں سمجھتا ہوں والدین اگر ہم کو بدوا دے تو ہمارا پتا نہیں کیا حال ہوگا، ہے نا. نبی کیا مقام ہوتا ہے ہم سب جانتے. بہرحال اللہ تعالیٰ کی بات، کسی کا مقام اگر دنیا میں ہے تو اس کے رسول کا ہے. تو وہ اگر لعنت بھیج دے، لعنت کا معنی سمجھتے ہیں، لعنت کا معنی ہے اے اللہ اس کو تمام خیر سے محروم کر دے، اس کو بولتے ہیں لعنت. اگر کوئی کہے لعنت ہو تجھ پر تو اس کا معنی ہے اللہ تجھے تمام بھلائی سے، خیر سے محروم کر دے، ترسے تو خیر کو، سمجھی. اسی لیے حدیث میں لعنت مت بھیجا کرو بلا وجہ، اس لیے کہ جب لعنت بھیجی جاتی ہے، اور جب جہاں لعنت جاتی ہے اور جس کے لیے بھیجی جاتی ہے وہ اس لائق نہیں ہوتا، اس کا مستحق نہیں ہوتا، وہ لعنت ہی نہیں ہوتا، تو لعنت سے ٹکراتی ہے، آسمانوں کی طرف چلی جاتی ہے، آسمانوں کے دروازے اس کے لیے کھولے نہیں جاتے، زمین پر آتی ہے اور جس کو دی گئی اس کو تو نہیں لگتی چونکہ اس کا مستحق نہیں ہے، واپس آ کر اس پر لگ جاتی ہے جس نے اس کو بھیجا ہے. تو بلا وجہ لعنت نہیں بھیجنا چاہیے. عورتیں بہت چھوٹی چھوٹی چیزوں پر لعنت ہے، تم پر لعنت ہے، ان کے بچوں پر لعنت ہے، ان کی مرغیوں پر لعنت ہے، ان کی بکریوں پر لعنت ہے، ان کے گھر پر لعنت ہے، محلے پر لعنت ہے، گاڑی پر، بولتے ہیں نا، بالکل نہیں. اس لیے کہ اگر وہ لعنت کا مستحق نہیں ہوا تو بعد واپس جاتی ہے، آسمانوں میں جاتی ہے، دروازے نہیں کھولے جاتے، زمین پر آتی ہے، لوگوں کے پاس جاتی ہے، کسی کو نہیں لگتی ہے، اور آ کر اس پہ لگ جاتی ہے جس نے اس کو دیا تھا، اس لیے لعنت بہت سوچ سمجھ کے. تو نبی اکرم صلی اللہ علیہ وسلم اگر لعنت بھیجتے ہیں، اس کا مطلب وہ انسان تو واقعی میں تمام خیر سے محروم ہے، دنیا کی ساری بھلائیوں سے محروم ہو گئے ہم اگر نبی کی لعنت آ گئی تو. لعنت بھیجیے، قحط سالی، دنیا کا عذاب، آخرت کا عذاب، گنجا سانپ کے لپٹنے کا عذاب اور ان گنت عذابات ہے. بہرحال ہمارا آج کا عنوان عذاب کیا ملتا ہے زکات نہ دینے سے وہ نہیں ہے، اس لیے میں تفصیلات میں نہیں جا رہا ہوں، لیکن کچھ باتیں رکھ رہا ہوں تاکہ ہم سمجھ جائے ہم کو زکات دینا ہے، ہر حال میں دینا ہے، ٹھیک ہے، اور جتنا اس کا حق ہے ویسے اس کو ہم کو انشاءاللہ عزیز دینا ہے الحمدللہ، اور اس کو ہم تہیہ کر لے. دیکھیے زکات دینے سے مال بالکل کم نہیں ہوتا، آپ دیکھیں گے مال بڑھتا ہے، مال بڑھتا ہے. دنیا کی اگر مثال دوں تو ہم ٹیکسز دیتے ہیں، ٹیکسز دینے سے کیا ہوتا ہے، کم از کم ہم کو ریلیف ملتا ہے کہ ہمارے پیچھے حکومت نہیں لگیں گی، ہے نا، اتنا تو فائدہ ہوتا ہے نا. اسی طرح جب ہم زکوٰۃ دیتے ہیں تو زکوٰۃ تو رب کا حکم ہے، یہ نہ صرف ہمیں دنیا میں راحت دیتا ہے، سکون دیتا ہے، اطمینان دیتا ہے، ہمارے مال کی حفاظت کرتا ہے، ہمارے مال کو بڑھاتا ہے، فائدہ دیتا ہے، بلکہ اس کے کئی انگنت فائدے اور نہ دینے کے کئی انگنت نقصان ہیں. زکوٰۃ دیجیے، اس سے مال انشاءاللہ العزیز کم نہیں ہوں گا، سکون اطمینان کی دنیا کی زندگی، سکون اطمینان کی انشاءاللہ آخرت کی زندگی. جب آئیے زکوٰۃ کی کنڈیشنز کیا ہے وہ بھی چند باتیں دیکھتے ہیں، لیکن میں جب کنڈیشن کے ساتھ آگے بڑھوں گا، یہ بات آپ یاد رکھیں، میں جو بھی باتیں کہہ رہا ہوں یہ فتویٰ نہیں ہے میرا، بلکہ یہ میں باتیں ایکسپلین کرنے کو، سمجھانے کے لیے بیان کر رہا ہوں. اگر کوئی مخصوص آپ کا مسئلہ ہو تو آپ پھر علماء سے یا مفتیان سے رجوع کریں تاکہ وہ آپ کو فتویٰ دے، آپ کے ایگزیکٹ حالات پر بات کرے. میں عمومی جنرالٹی پر بات کروں، عمومی باتیں کروں تاکہ زکوٰۃ اس کے تعلق سے کچھ چند باتیں آپ کے سامنے بہرحال آ جائے، اس بات کو آپ ذہن میں رکھیں. اور تمام لیکچرز میں جو بھی بہرحال ایسی باتیں میں کہتا ہوں یہ عمومی باتیں ہوتی ہیں، یہ ایکسپلینیشن ہوتا ہے، میری رائے ہوتی ہے، کبھی میرا مشورہ ہوتا ہے، کچھ پتے میں نقل کرتا ہوں، لیکن ایگزیکٹلی آپ کا سیناریو اس میں نہیں ہوتا ہے، تو لہٰذا آپ علماء سے رجوع کر کے اس سیناریو کے حساب سے، آپ کے حالات کے حساب سے آپ اس کا فتویٰ لے لیا کریں. چلیے آگے بڑھتے ہیں. زکوٰۃ کی کنڈیشن کیا ہے؟ ہر آزاد غلام پہ زکوٰۃ نہیں، ہر آزاد، ٹھیک ہے، مالدار مطلب پیسے والا بھی ہو، ظاہر سی بات ہے، مطلب صاحب نصاب، ہر آزاد مالدار صاحب نصاب مسلمان، ٹھیک ہے، مسلمان بھی ہو سکتا ہے غیر مسلم بھی، مسلمان مرد، عورت، بالغ اور بچہ، عاقل اور غیر عاقل، سب پر زکوٰۃ واجب ہے، فرض ہے، ٹھیک ہے. آزاد ہو، مالدار ہو، مطلب صاحب نصاب ہو، مسلمان ہو، مرد ہو چاہے عورت ہو، بالغ ہو، اڈلٹ ہو یا پھر غیر بالغ ہو، نابالغ ہو، عاقل ہو یا غیر عاقل ہو، پاگل ہو یا صحیح سلامت ہو، سب کو زکوٰۃ دینا ہے، سب پر زکوٰۃ فرض ہے، ٹھیک ہے. ایک بچہ ہے، اس کو مال و دولت اس کے والدین نے چھوڑ کر گئے ہو، اس پر بھی زکوٰۃ ہے، یاد رکھیے اس مال و دولت پہ. کیوں؟ وہ تو بچہ ہے، بچہ ہے تو کیا ہو؟ مال ہے نا، مال ہے تو زکوٰۃ، ٹھیک ہے، مال ہے تو زکوٰۃ ہے، اس بات کو آپ ذہن نشین کر لیں، ٹھیک ہے، تو ہمیں دینا ہے. اسی طرح جو ہے اس کے تعلق سے اور بات یاد رکھیے، زکوٰۃ کے جس مال پر ایک قمری سال گزر جائے اس پر زکوٰۃ دینی فرض ہے. ایک قمری سال، قمری سال سمجھتا ہوں لونار ایئر، اس لیے کہ دنیا میں ہم لوگ شمسی سالوں کے اعتبار سے مطلب سولار ایئرس کو کاؤنٹ کرتے ہیں، جو کہ 365 دن کا ہوتا ہے، 365 دن اور ایک چوتھائی دن، ٹھیک ہے، 1/4 ہوتا ہے، اس لیے چار سال بعد ایک دن کم کر دیتے ہیں فروری میں سے اور اس کو 28 دن کر کے اس کو برابر کر لیتے ہیں، ٹھیک ہے. تو 365 دن اور ایک چوتھائی دن ہوتا ہے ایک سال کے اندر، جو سورج کے اعتبار، چاند کے اعتبار سے ہوتے 355 دن، 10 دن کم ہوتے ہیں، اس لیے رمضان ہر سال کھسکتا جاتا ہے ہمارے کیلنڈر کے حساب سے، ٹھیک ہے. تو 355 دن جس پر گزر جائے، ایک قمری سال گزر جائے، ون لونار ایئر کیلنڈر کے حساب سے گزر جائے، اس کو زکوٰۃ دینی ہے. ادر کی اور جامع ترمذی کی روایت، عبداللہ بن عمر رضی اللہ عنہ فرماتے اور کہتے ہیں جو مال حاصل ہونے کے بعد اپنے مالک کے پاس سال بھر تک پڑا رہے اس پر زکوٰۃ فرض ہے. سیونگس سال بھر تک پڑا رہے اس پر زکوٰۃ ہے. میں 1000 کماتا ہوں، 1000 خرچ ہوتا ہے، کوئی زکوٰۃ نہیں. 1000 کماتا ہوں، سیونگ کر پاتا ہوں، سیونگ کر پاتا ہوں تو ون ایئر ہونے کے بعد اگر وہ سیونگس نصاب کو، اس تھریش ہولڈ کو، اس لیول کو پہنچتی، اس پر زکوٰۃ واجب ہوتی ہے، تو اس کو دینا ہے. وہ کتنا ہوتا ہے انشاءاللہ آگے ہم دیکھیں گے، ٹھیک ہے. تو ہر سال 355 ڈیز پر مجھے اور آپ کو دینا ہے. عمومی طور سے لوگ رمضان میں زکوٰۃ نکالتے ہیں، تو اگر آپ رمضان میں نکالتے ہیں تو رمضان کو بنا لیا اور رمضان سے رمضان دے دیا کرے، ٹھیک ہے. کبھی ایسا ہوتا ہے کہ 6 مہینہ ہی ہوا رمضان ہونے تک مال کو آپ کا، تو میں کہتا ہوں 6 مہینے پہلے دے دینا، ایڈوانس ہو جاتا ہے، لیکن اگلے بار آپ کو یاد رہنا ایگزیکٹلی کہ میں نے یہ مہینے لیا تھا دینا، اور بھول جاتے ہیں. تو بیٹر ہے رمضان سے رمضان یاد رکھیں، اور رمضان سے رمضان تاخیر نہ کریں. مطلب فار ایگزامپل سمجھ لیجیے ابھی فروری چل رہا ہے، رمضان میں میں چالو ہوں گا انشاءاللہ، ٹھیک ہے. تو فروری میں اگر میں کوئی چیز لیتا ہوں تو بولوں گا اگلی فروری میں اس پہ زکوٰۃ واجب ہوں گی نا، یا 355 دن جب بھی بہرحال ہو جائیں گے فروری کے شروعات میں تب واجب ہوں گی. تو میں سوچوں گا کہ میں فروری میں نہیں، پھر اگلے رمضان دیتا ہوں سیدھا، مطلب یہ رمضان چھوڑ کے رمضان. تو آپ لیٹ ہیں، آپ 1.5 سال بعد دے رہے ہیں، آپ گناہگار ہو جائیں گے. تب ایڈوانس دے دیجیے نا، پھر یہ رمضان ہی نکال دیجیے. ये रमजान निकालिए, लेकिन ये चक्कर में मत जाइए, या तो फिर फरवरी में निकाल दीजिए, ये चक्कर में मत जाइए कि तो एक मसला हमारे पास क्या है, ज़कात बोले तो सिर्फ रमजान में ही देना। अब अभी तो 6 महीने हो, मतलब 5 महीने में नहीं हो रहे फरवरी से मई, तो मैं क्या करूंगा, ये रमजान छोड़ के अगले मतलब 1.5 साल बाद दूंगा, नहीं। फिर या तो आप ये रमजान एडवांस दे दे, या तो फरवरी में दे दे, ठीक है, लेट नहीं कर सकते आप। तो साल गुजर जाए, साल गुजरते ही देना है, साल गुजरने के बाद अगले साल तक नहीं देना है, तो एडवांस दे दे ज्यादा अच्छा है। कुछ लोग ये भी कर सकते हैं कि मेरी ज़कात सालाना, मिसाल दे रहा हूँ बात समझने के लिए, 100 रुपये होती, 100 रुपये एग्जाम्पल क्यों देता हूँ मैं जनरली मेरे लेक्चर्स में, ताकि 100 से आप परसेंटेज बहुत आसानी से निकाल सकते हैं। तो आप बोलेंगे 100 किसकी इनकम है यार, 100 पे कहाँ ज़कात होती, बहस मत कीजिए इस पर, इसी समझने के लिए, ठीक। 100 रुपये आपकी समझिए ज़कात होती है सालाना, और आपको अदा करना है, साल में 12 महीने होते हैं, तो आप ये प्लान कर सकती कि हर महीने 8 रुपये दे दिया करूँ, तो साल के आखिर में हिसाब करेंगे, फाइनल हिसाब क्या, पता चला कि मैंने 95 दिया था तो 5 देना है, साल के आखिर में पता चला कि मैंने तो 105 दे दिया, तो चलो 5 सदका हो गए, ये साल के आखिर में पता चला ज़कात कम होगी, साल 70 ही थी, मैंने ज्यादा दे दी, बाकी का सदका हुआ और ज़कात चलेगी, समझ रहे आप। ऐसे भी आप कर सकते हैं, या 6-6 महीने में निकाल ले, 6 महीने में निकाले, 6 महीने में निकाले, ताकि एक सहूलत हो, अल्लाह ने दे रखा है आप आसानी से, कोई कोताही नहीं हो सकती, 355वें दिन निकाल सकते तब निकालिए, मसला नहीं इंशाल्लाह, ठीक है। लेकिन साल होने तक दे देना है, इस बात को आप ध्यानशील कर ले, ठीक है। आइए आगे बढ़ते हैं, तो एक साल गुजरने पर देना है। इसी तरह जो ज़कात से बचने के लिए हीला साजी करना दुरुस्त नहीं, याद रखिए, ज़कात देते वक्त अगर माल अलहदा है तो जमा करना, और जमा है तो अलहदा करना, ये भी दुरुस्त नहीं है। हीला साजी समझते ना, हीला साजी का माना ये किसी काम को टालने के लिए रास्ते निकालना, चोर रास्ते, ऐसा नहीं तो ऐसा, ऐसा नहीं तो ऐसा, वगैरह ऐसा वगैरह ऐसा। जैसा मिसाल के तौर पर मैं एक हीला बताता हूँ, माल पे ज़कात तब है जब मैं उसका मालिक हूँ, मिल्कियत चेंज होने के बाद जाहिर सी बात है फिर 1 साल के बाद ज़कात वाजिब होंगी। तो बहुत सारे मुसलमान अल्लाह रहम करे कैसा हीला निकालते हैं, साल समझ लीजिए रमजान आ रहा है, मई में मेरी ज़कात होती है 100 रुपया, तो मैं क्या करता हूँ अप्रैल के अंदर अपनी बेगम से कहता हूँ, बेगम ये 100 रुपये आपके हो गए, क्यों, साल होने से पहले मिल्कियत ट्रांसफर, अब मिल्कियत चेंज हो जाएंगी तो ज़कात नहीं लगेंगी, साल नहीं होना, अब क्या हो रहा, बेगम ले लेते हैं उसको। अगले साल फिर जब मई से पहले अप्रैल में बेगम बोलते हैं शोहर ये मेरे तरफ से आपको तोहफा, समझ रहे आप, ये हीला है, हीला मतलब समझ रहे ना, ज़कात नहीं देना है बोलकर बीवी शोहर को तोहफा दे रही, शोहर बीवी को तोहफा दे रहा 1 साल होने से पहले, और बोले अल्हम्दुलिल्लाह ज़कात बचा ली। दूसरा हीला सुनिए, एक साहब मुझे कहने लगे आप लोग तो इस्लामिक रिसर्च सेंटर है आपका, आपको तो यकीनन बताऊंगा ज़कात कैसी बचाना चाहिए। मैंने कहा कुछ चीज़ें बता सकता हूँ कि साहिब निसाबी मत बनो तो ज़कात बच जाएंगी, खर्च कर दो पूरा जो भी आता है। आने कहा नहीं ये नहीं, दूसरे तरीके, बोले आप तो रिसर्च करते हैं ना। मैंने कहा रिसर्च करते हैं लेकिन चोर रास्ते नहीं निकाल सकते। मैंने कहा देखो, बोले हम जा जाते हैं वहां तो 10 लाख ज़कात 10,000 में हो जाती है। मैंने कहा 10 लाख की ज़कात 10,000 में, वाह कौन सा तरीका मुझे बता दो, ये तो बड़े बड़े माहिर सीए भी फेल हो जाएंगे इसके अंदर कि 10 लाख की ज़कात को 10,000 में निपटाना, टैक्सेस में सीए भी फेल हो जाएंगे। तो कहा हमारे पास है, बोले मतलब आप कोई रिसर्च नहीं करते, बोले उनका बताइए तो सही तरीका क्या। देखिए बोले हम क्या करते, बोले 10 लाख रुपये की ज़कात ले जाते हैं, ठीक है, और उसको छोटी छोटी डिनोमिनेशन में 100-100 रुपये की बंडल बनाते हैं। मतलब 10 लाख की ज़कात बोले तो आप अंदाज लगाओ, मतलब 1 लाख बोले तो 10 बंडल, ठीक है, 10 लाख बोले तो 100 बंडल हम ऐसा बनाते हैं, थैला भर के मतलब बैग भर के ले जाते हैं, एक मदरसे में जाते हैं, उस मदरसे के अंदर जो है एक नाबीना बैठे होते हैं, उस नाबीना को हम क्या कहते हैं, बोलते हैं ये लीजिए हमारी ज़कात, क्या करते, ये लीजिए हमारी ज़कात, ज़कात नाबीना ले लेता है माशाल्लाह। फिर उसके बाद हम दूसरे दिन आते हैं, ठीक है, नाबीना जो है पैसे को हाथ लगा के कबूल कर लेता है, उसके पास रहता है, दूसरे दिन नाबीना को बोलते हैं कि नाबीना क्या करता है, उसमें हाथ डाल के एक बंडल निकाल लेता है, और बाद में मदरसे वालों के सामने बोलता है ये लीजिए आपको वापस तोहफा, ये लीजिए आपको वापस तोहफा, तो देते हैं 10 लाख, मिल जाते 9,90,000 वापस। तो बोले ये तो आप बचा नहीं सक रहे, बोले ज़कात हमको तो बचाने का तरीका मिल गया। तो मैंने कहा ये ज़कात बचाने का तरीका नहीं, इसको हीला बोलते हैं, हीला बोलते हैं। आप ऐसे हीलों से हुकूमतों को शायद शायद धोखा दे दे, ऐसे हीलों से अल्लाह ताला को धोखा नहीं दे सकते। इसलिए आपने फरमा रहे हैं जो माल अलहदा अलहदा हो मिलाया ना जाए। क्यों बोल रहे हैं आप, 40 बकरियों से ज्यादा बकरियों पर 1 बकरी ज़कात है, लेकिन 100 बकरियां हो जाए तो भी 1 बकरी ज़कात होती है। तो अगर अलहदा अलहदा बकरियां 40 40 40 तो तीनों कितनी देना पड़ेंगी, एक एक और एक, लेकिन अगर उनको मिक्स कर दिया जाए तो 100 to 200 के बीच में सिर्फ 1 बकरी लगती है ज़कात, तो फिर वो क्या हो जाएगा, 40 40 40 मिल गए तो 120, मतलब एक ही बकरी ज़कात में जाएंगी। क्या हुआ, अलहदा को मिलाने से ज़कात कम होगी ना, 40 बकरियों से ज्यादा पर एक है 100 तक। अब जब मिला लेंगे आप तो 80 पे क्या हो रहा, एक ही लगेंगी ना, जबकि 40 पे वन लग जाती थी, देख रहे आप हीला। अच्छा माल एक साथ है, अलहदा कर देना, क्यों अलहदा कर देना, ताकि जकात कम लगे, ये हीला याद रखिए, समझाने का मकसद ये था, हीला मत तलाश कीजिए। आइए एक मिसाल देता हूँ बात समझने के लिए। माल इकट्ठा करने की मिसाल ये कि अगर तीन आदमियों के पास अलग अलग 40-40-40 बकरियां हैं तो उनको एक एक एक बकरी जकात देना पड़ेगी, ठीक है। लेकिन अगर वही लोग अपनी बकरियों को इकट्ठा कर लेते हैं, तीनों आदमी एक जगह कर लेते हैं, तो सिर्फ एक बकरी जकात देना पड़ेगी, क्यों, तो वो 100 से 200 की रेंज में आ जाएंगे, और 100 से 200 की रेंज में एक बकरी जकात। लेकिन अलग अलग अगर होते तीनों तो एक एक तीन निकलती। तो ये है मिसाल मिक्स कर लेने की, जकात बचाने को माल एक कर दिया, ठीक है। इसी तरह हम वो कर सकते हैं कि दूसरी मिसाल समझने के लिए कि जकात वसूल करने के लिए जो है ऐसा भी ये हुक्म है कि मसलन दो आदमियों में जो मुश्तरका माल है, मतलब एक साथ माल है और जो है बकरियां हैं समझो, तो इन पर एक बकरी, मतलब दोनों की मिला के समझो एक बकरी होती है जकात, एक बकरी, तो उसको वो अगर अलग कर दे तो क्या हो जाएगा, फिर दो बकरियां, मिसाल तरह एक आदमी में 100 बकरियां हैं, लेकिन अगर दो कर दे दोनों लोग जो मुश्तरका है उसको अलग कर दे, तो इसकी 50 होंगी, इसकी 50 होंगी, तो 40 से ऊपर होने पर इसपे भी एक लगेंगी, इसपे भी एक लगेंगी। तो ना मुश्तरिक करना है ना अलहदा करना है, जैसा जैसा जिसका है वैसा वैसा आपको मुझे जकात देनी है। इस बात को हम जो है ज़हन-नशीन करें। तो हीला मत तलाश कीजिए, बहाने मत तलाश कीजिए अल्लाह के लिए, जकात को खुशी से और दिल से आगे बढ़कर दीजिए याद रखिए, ठीक है। चलिए आगे बढ़ते हैं, मुश्तरका कारोबार। अब चलिए बकरियों के लिए मिसाल, एक साथ मिलकर को लोग बिजनेस कर रहे थे तो इन पर जिसका जितना हिस्सा होगा वो लोग उसकी उतनी जकात निकालेंगे याद रखिए। मतलब किसी का कॉमन बिजनेस है, कॉमन बिजनेस होने के नाते दोनों के जो है मिक्स है पैसा, तो जिसका जितना परसेंटेज होगा वो उतना देगा। सही बुखारी की रिवायत अनस बिन मालिक रजी अल्लाह अन्हु फरमाते हैं, कहते हैं अबू बकर सिद्दीक ने इनके लिए जकात का हुक्म लिख कर दिया, और जो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने मुकर्रर किया था इसमें यह भी था जो माल दो शरीकों का हो वो एक दूसरे पर बराबर हिसाब करके जकात दे दे। अबू बकर सिद्दीक ने एक बात लिख कर दी जो कि अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने उनको बताई थी, और उन्होंने ये लिखा कि दो लोग जो पार्टनरशिप में कोई बिजनेस करते दोनों अपना अपना परसेंटेज निकाल के अपनी अपनी जकात दे दें, या तो फिर कॉमनली अपने बिजनेस की जकात निकाल दे, बिजनेस की नहीं निकालते दोनों अपना अपना निकाल दें, जहन में रखे, ठीक है। वरना होता है कि पार्टनरशिप किया तो बोलता मैं तो मुतमईन हूँ पार्टनर हूँ उसका, नहीं, आप अगर वो साहिब निसाब है वो पैसा उतना है जिस पर जकात वाजिब है तो आपको अपना देना होगा, वो अपना देगा। हाँ अगर वो ये कह दे मैं पूरे बिजनेस की जकात खुद दे दे रहा हूँ, मैं पूरे बिजनेस की जकात खुद दे रहा हूँ, तो फिर कोई मसला नहीं। लेकिन अगर बोलता नहीं अपनी अपनी देना है तो हिसाब लगाइए और जकात उसकी निकाल दें, ठीक। इसी तरह जो है हस्ब जरूरत साल मुकम्मिल होने से पहले भी जकात दी जा सकती है। जामे तिर्मिज़ी की रिवायत है, अली रजी अल्लाह अन्हु फरमाते और कहते हैं जो हजरत अब्बास रजी अल्लाह ने नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम से साल गुजरने से कबल जकात अदा करने के बारे में पूछा, आप सल्लल्लाहु अलैहि वसल्लम ने उनको रुख्सत दे दी। अब्बास रजी अल्लाह नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के पास आए और कहा मैं साल गुजरने से पहले जकात देना चाहता हूँ, तो कहा ठीक है आप साल गुजरने से पहले दे दो तो जकात एडवांस भी निकाली जा सकती है। इसी तरह जो है जकात जिस जगह वसूली जाएंगी वहीं तकसीम करना ये ज्यादा बेहतर और अफजल है, लेकिन अगर वहां मुस्तहिक ना हो तो अपने मुल्क वतन या दूसरे शहर दूसरे वतन दूसरे मुल्क भेजा जा सकता है इंशाल्लाह, इसमें भी कोई हर्ज नहीं है। लेकिन अफजल ये जिस शहर के मालदारों से ली जाए उसी शहर के गरीबों में दी जाए, लेकिन अगर उस शहर में गरीब ना हो या आप जिस बस्ती से आते हो बस्ती ज्यादा गरीब हो, जैसे मैं अमेरिका में रहता हूँ, यूरोप में रहता हूँ, गल्फ में रहता हूँ, ऑस्ट्रेलिया में रहता हूँ, गरीब लोग नहीं मिलते हैं वहाँ जिसको जकात दी जाए, और जाहिर सी बात है मुसलमान जकात मुसलमानों को देना है, तो फिर मैं अपने वतन अपने शहर भेज सकता हूँ, ठीक है। या फिर ऐसा हो सकता है मैं रहता हूँ यहाँ हिंदुस्तान में लेकिन मेरे शहर में कोई मुस्तक नहीं है तो मैं पड़ोस के गाँव में खरियों में भेजता हूँ, कोई मसला नहीं। लेकिन अफजल तो ये जहाँ से ली जाए वहाँ दी जाए, अगर वहाँ मुस्तक ना हो तो फिर इसको दूसरी जगह भेजा जाने में इंशाल्लाह अजीज कोई हर्ज नहीं है। इब्ने माजा की रिवायत है, इमरान बिन हसीन रजी अल्लाह फरमाते और कहते हैं कि इन्हें जकात का जो है तहसीलदार मुकर्रर किया गया, जब वो वापस आए तो लोगों ने पूछा कि माल कहाँ है, तो इन्होंने कहा माल कहाँ है, मैंने तो माल जमा किया वहाँ के मालदारों से, वहीं के गरीबों में दे दिया, और ये काम ये प्रैक्टिस नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम जमाने में ऐसे ही करते थे, मालदारों से लेते थे और उसी जगह गरीबों में देकर आ जाते थे। लोगों ने जब वापस आए तो पूछा कहाँ है माल, तो कहा माल तो जहाँ से लिया था वहाँ देकर आ गया, तो मैंने उन्हीं से लिया जिनसे रसूल अल्लाह के जमाने में लेता था और उन्हीं को दिया जिनको नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के जमाने में देता था। उन्हीं से लिया मतलब वो लोग जो साहिब निसाब है उनसे लिया और उन्हीं को दे दिया, मतलब वो जो गरीब थे उनको देकर आ गया, जरूरी नहीं मतलब जिससे लिया उसी से लेके उसको दिया जिसको देते थे, अब ये मालदार भी होगा तो दे रहे, वैसा मुराद नहीं, मतलब मालदारों से लिया जो आप उनके जमाने में लेते थे उनको दिया जो आप उनके जमाने में देते थे, मतलब गरीबों, समझ रहे हैं बात, ये बात भी आप जो है ध्यान में रखें, ठीक। इसी तरह वो चीज़ें जिन पर जकात वाजिब है और उनका निसाब क्या है, ये बहुत मेन टॉपिक, वो चीज़ें जिस पर जकात वाजिब है उसका निसाब, उसका लेवल, उसका थ्रेशोल्ड क्या है, उसकी लिमिट क्या है कि इतने के बाद ज़कात लगेंगी। ठीक है, आइए वो चीज़ देखते हैं। सबसे पहला सोना देखते हैं हम। जैसे कि सोना और चांदी ये हमेशा के से करेंसी की शक्ल में भी इस्तेमाल होते रहे इंसानियत, और मैं समझता हूँ पिछले 100 साल पहले तक इस्तेमाल होते थे। ठीक है, लास्ट 100 ईयर्स में भी आप देखें इंडिया में भी इस्तेमाल होते थे सोना और चांदी, या फिर जितनी करेंसी पेपर में या इलेक्ट्रॉनिक फॉर्म में आज चलती है वो सारी की सारी इन पे डिपेंड है। आज भी सोने और चांदी से भाव तय होते करेंसीज के। ठीक है, मतलब $1 बोले तो कितने आउंस गोल्ड उसके पीछे 3.5 आउंस कुछ गोल्ड होता है उसके पीछे लगा हुआ। बोलते हैं ऐसा, अब तो नहीं होता है, बोलते ऐसा होता था किसी जमाने में, बहरा लेकिन करेंसी कहीं ना कहीं आज भी गोल्ड और सिल्वर से तय होती है। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के जमाने में गोल्ड और सिल्वर में वेरिएशन कम था, उतना नहीं था जितना आज है। आज हमारे जमाने में गोल्ड और सिल्वर में बहुत ज्यादा वेरिएशन, इतना वेरिएशन है कि 1 तोला सोना में 0.5 किलो चांदी आ जाता है ना, बहुत ज्यादा वेरिएशन। लेकिन नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के जमाने में इनमें बहुत ज्यादा वेरिएशन नहीं था, बहुत कम था, इतना तो नहीं था कम से कम कि बिल्कुल कि 2 तोले मतलब 20 ग्राम सोने में आज 1 किलो चांदी आ सकती है। एक अप्रोक्सीमेट कर रहा हूँ, एग्जैक्ट मत लीजिए मेरी बातों को, आप जिस इलाके में रहते हैं वहां से रेट कंफर्म कर लें उसका। ठीक है, लेकिन एक अप्रोक्सीमेट बात कर रहा हूँ मैं। ठीक, तो अब सोने की जकात कैसे दे, तो सोने की जकात याद रखिए, सोना अगर आपके पास 7.5 तोला, 7.5 तोला ये जिस जमाने की हम बात करें उस जमाने के तोला और क्वांटिटीज बहुत डिफरेंट थी जो मापी जाती थी उस जमाने के एतबार से, आज के एतबार से उस जमाने के तोले को जो कि 11.33 या 11.66 के बीच के रेंज में हुआ करता था, मतलब 11.33 से लेकर 11.66 के बीच में उसका वेट हुआ करता था। और तोला को प्रिसाइस वेट नहीं था बल्कि कुछ चीजें, कुछ झाड़ के पत्ते था, कैरेट सुना हमने, कैरेट एक्चुअली झाड़ के बीज होते हैं, लेकिन वो बीज इतने एग्जैक्ट साइज के होते और इतने एग्जैक्ट वेट के होते थे कि उससे सोने और चांदी और डायमंड्स को मापा जाता था। आज भी डायमंड को कैरेट में मापा जाता है, सोना चांदी को 22 कैरेट 24 कैरेट, डायमंड का भी कैरेट क्लियरिटी है ना, डायमंड की सी जो डायमंड लेते हैं उनको मालूम है क्लियरिटी, कैरेट एंड कट 3 C होते डायमंड के अंदर जिससे एक डायमंड की वैल्यू होती है। तो वो कैरेट एक वेट होता था जो एक झाड़ का बीज होता था जो बहुत एग्जैक्ट साइज का होता था, वेट चेंज नहीं होता था। ठीक, तो बहरहाल उस जमाने में मतलब ये रफ मेजर्स थे, प्रिसाइसली जो हमारा आजकल की क्वांटिटी है ना मिलीमीटर जैसे जिसको बोलेंगे मिलीग्राम, ये बहुत प्रिसाइज क्वांटिटीज याद रखी, ये जो मिली एमएम से जो शुरू होता है जो मामला ये एमजी से शुरू होता है ना, बहुत प्रिसाइज क्वांटिटी है, बहुत डिफाइंड वे में इसको मापा जाता है, तोला जाता है। ठीक है, वैसा नहीं था, तो ये रफ क्वांटिटी होती थी, तो जो कि अलग अलग किताबों में आप अलग अलग पाएंगे जो कि 11.33 से लेकर 11.66 के बीच के रेंज में होते हैं, बल्कि हिंदुस्तान का तोला तो 12 ग्राम का होता था, वो भी रफली मतलब 11 से ज्यादा और 12 से कम, 12 ग्राम का होता था। लेकिन आज का तोला कितने का होता है, 10 ग्राम का होता है, मतलब वो रफ चूंकि 12 11 होता था उसको जब ग्राम का क्वांटिटी आई तो उसको 10 में कन्वर्ट कर दिया गया, समझ रहे हैं बात को। तो लिहाजा आपको इसमें अलग अलग फिगर्स मिलेंगे, लेकिन जो सबसे लोएस्ट फिगर है वो 85 ग्राम्स ऑफ गोल्ड अगर आपके पास है, मतलब आज के जमाने का 8.5 तोला, उस जमाने का 7.5 तोला। ठीक है, तो अगर 85 ग्राम्स ऑफ गोल्ड या उससे ज्यादा है तो पूरे 85 पे भी जकात है और उससे ज्यादा पर भी जकात है, ये बात याद रख लें। तो आप समझेंगे 85 फ्री और फिर 86-87 जो भी उसकी बात करेंगे, नहीं, अगर 85 ग्राम्स ऑफ गोल्ड आपके पास है तो पूरे पिछले पे भी लगेगा और इससे ज्यादा है तो इसके अगले पे भी लगेगा। फॉर एग्जाम्पल मेरे पास 80 ग्राम्स ऑफ गोल्ड मतलब 8 तोले आज के जमाने में, तो मेरे पे कोई जकात नहीं। लेकिन अगर मेरे पास 9 तोले है तो कितने पे जकात है, पूरे 9 पर है, मतलब 8.5 भी इंक्लूड और 5 भी, ऐसा आप समझेंगे 8.5 छोड़ दो 85 ग्राम और 5 ग्राम पे, तो नहीं, पूरे पर देना है आपको, इस बात को आपको जहन में रखना है, याद रखिए। ठीक है, इसके ताल्लुक से जो रिवायत आती है अपने माजा की हदीस है, अब्दुल्ला बिन उमर रज़ी अल्लाहु अन्हु और आयशा रज़ी अल्लाहु अन्हा दोनों से रिवायत है कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम हर 20 दीनार या इससे ज्यादा पर निस्फ दीनार, हर 20 दीनार या उससे ज्यादा दीनार पर निस्फ दीनार सोने का करेंसी होती थी, 20 दीनार या उससे ज्यादा दीनार पर निस्फ करेंसी। ठीक है, निस्फ दीनार मतलब 40वां हिस्सा ज़कात लेते थे और हर 40 दीनार पर 1 दीनार ज़कात, मतलब 40वां हिस्सा लेना है और 40वां हिस्सा 100 का लगाए तो कितना होता, 2. आज परसेंटेज का जमाना तो परसेंटेज ही आप समझिए 2.5% दिया करते, मतलब 85 ग्राम्स ऑफ गोल्ड एंड मोर अगर आपके पास है तो पूरे का आप रेट निकालेंगे। आज का रेट क्या चल रहा है, 27,000, 28,000, 29,000, 22 कैरेट, 23 कैरेट, 916 केडियम। ठीक है, जो भी आपका गोल्ड की वैल्यू है उसकी वैल्यू मार्केट से आप कंफर्म कीजिए कि आज क्या तोला है, 30,000, 33,000, 35,000 बढ़ता रहता है, वो निकालिए, 8 तोले का कितना हो रहा, मल्टीप्लाई बाय 30,000, अगर 30,000 240,000 आपका एक एस्टिमेट आ रहा, उसको आप क्या करेंगे फिर 2.5% का निकाल देंगे, मतलब हर जिसको कहेंगे 100 रुपये पर 2.5 रुपया, 1,000 रुपये पर 25 रुपया, 1,00,000 पर 2,500 रुपये, 1 करोड़ पर 2,50,000 रुपया, ठीक, बहुत कम है, याद रखिए बहुत कम है, ठीक। तो ये देना है याद रखिए, ठीक है। अब याद रखिए, दीनार सोने का था और 20 दीनार का वजन 7.5 तोले उस जमाने में हुआ करता था, उसी से क्वांटिटी हम लगा रहे हैं, जो कि तोला अलग क्वांटिटी था। इसी तरह जकात सोना या सोने की कीमत दोनों सूरत में देना जायज है, मतलब जकात या तो आप मिसाल के तौर पे मेरा गोल्ड था 100 ग्राम था, मतलब 10 तोला, अब मेरे को जकात देना है तो बस कैश नहीं, तो मैं क्या करूंगा उसी में से 2.5% सोना निकाल लूंगा, मतलब 2.5 ग्राम, मेरे पास 100 ग्राम गोल्ड है, 2.5 ग्राम गोल्ड निकाल के जकात दे दूंगा, या फिर 2.5 ग्राम्स ऑफ गोल्ड की वैल्यू क्या होती है वो निकाल के दे दूंगा, दोनों भी चलेगा, समझ गया। अच्छा ये मसला मैं क्यों रख रहा हूँ, बहुत सारी औरतें होती है बोलती है हमारे शोहर जकात नहीं देते, हमारे जेवरात बोलते तुम दो, अब हम तो कमाते नहीं ना फैज भी, हम कहाँ से देंगे, बराबर आप नहीं कमाते तो आप कैसे देंगे फिर जकात, सोने की जकात सोने से देंगे आप, अब सोना कम होते जाएंगे, हाँ कम हो जाएंगे, जाहिर सी बात, दो दो 100 ग्राम आपके पास है, शोहर नहीं देता जकात, जाओ बाली बेचो, ये बाली निकालो 2.5 ग्राम की अगर होंगी तो निकालो उसको, या तो बाली पूरी की पूरी दे दो या तो उसको तोड़ निकालना, इंशाल्लाह जब आप ये करेंगे तो शोहर जरूर आपकी इंशाल्लाह जकात दे देंगे, ठीक है। वैसे शोहर बीवी की जकात दे सकता है, इसमें कोई हर्ज नहीं है, लेकिन अगर ना दे भाई, तुम्हारे खानदान से जेवर तुमने लेके आया, तुमको विरासत में मिला, मैं तो कुछ जकात दूं हर साल उसकी 2.5%, मैं खुद कमा कमा के परेशान है, कभी होता है ना बीवी अमीर होती है शोहर गरीब होता है ऐसा, कई सहाबा का आप मामला देखिए, कई सहाबियत का मामला देखिए, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की अजवाज का मामला देखिए, सारों के स्टेटस माली अलग अलग थे, कोई बहुत अमीर था और कोई गरीब था, हजरत सफिया बहुत अमीर थी, हजरत आयशा रज़ियल्लाहु अन्हा उसके मुकाबले में माली तरह से कम थी, हजरत सऊद रज़ियल्लाहु अन्हा मालदार थी, उनका खुद का बिजनेस था, लेदर मर्चेंट थी, ठीक, वो बहुत मालदार थी, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम उनके घर जाते तो पलंग हुआ करता उस पर लेटते, हजरत आयशा के पास आते तो चटाई होती उस पर लेटा करते, स्टेटस सबका अलग अलग था, है ना, माली हो सकता है तो बीवी कभी कभार मालदार हो सकती है, अब्दुल्ला इब्ने मसूद रज़ियल्लाहु अन्हु की बीवी जो थी मालदार खातून थी, और अब्दुल्ला इब्ने मसूद बिल्कुल एक जमाना आया कि बहुत गरीब हो गए, वो आई और आकर कहा अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम क्या कोई बीवी अपने शौहर को जकात दे सकती है, तो आप सल्लल्लाहु अलैहि वसल्लम कहाँ दे सकती है, तो इन्होंने फिर अपनी जकात निकाल के अपने शौहर को दे दी, लेकिन शौहर अपनी बीवी को जकात नहीं दे सकता, इसलिए कि शौहर की जिम्मेदारी है बीवी, बीवी की जिम्मेदारी नहीं है शौहर, ये बात याद रखिए, दी बीवियां हो सकती है, ठीक है। तो लिहाजा अगर आपके शौहर बोलते भाई आपने अब्बा के पास इतना ला लिया माशाल्लाह, विरासत में इतना मिल गया आपको, मैं तो पूरी तनख्वाह चल जाएंगे इसमें साल भर की, इतना माशाल्लाह आपका, मतलब एक प्लॉट था जो बेचने की नीयत से वालिद ने लिया था, विरासत में आ गया बीवी को, अब इनकी भी नीयत बेचने की, अब 1 करोड़ रुपये का प्लॉट है, शौहर की इनकम पूरी साल की 1.5 लाख है, 2.5 लाख तो उसमें सिर्फ जकात बैठेंगे, बोलेंगे भैया मैं तो नहीं दे सकता, जो करना है करो, तो क्या करना पड़ेगा फिर, प्लॉट में से 2.5 लाख का प्लॉट निकाल के बेचना पड़ेगा, जेवर में से 2.5 ग्राम का सोना या तो कैश दो या तो सोना निकाल के देना, या सोना ही दे दो या तो सोने के बदले तोड़ के कैश, जो भी करना पड़ेगा, ये बात याद रखें। उस जमाने में सोने की जगह सोने से, चांदी की जगह चांदी से, अनाज की जगह अनाज से निकाली जाती है, आज क्योंकि करेंसी मुतबादिल है, करेंसी जो है एक बीच मेडिटर है, तो आप इसके जरिए भी चुका सकते हैं, ठीक है। तीसरी चीज, सोने की कीमत का अंदाजा मौजूदा वक्त के मुताबिक लगाकर दिया जाएगा, सोने का चांदी का तमाम चीजों का अंदाजा उस वक्त के हिसाब से लगाया जाएगा। हमारे पास बहुत ज्यादा होशियार चंद लोग रहते हैं, होशियार चंद की होशियारी कैसे थे देखिए, एक साहब मुझे कहने लगे मेरी जकात जो है कुछ 450 या 500 रुपये जकात में दे रहे हो। मैंने कहा यार ये आदमी यूनाइटेड स्टेट्स में रहता 450 से 500 रुपये जकात, मतलब यकीन तो नहीं कर सकता बट मे भी हो सकता। तो बोले मेरी जकात एक्चुअली निकलती बोले देखिए $450, लेकिन अब मैं इंडिया में चुका देता बोले 500 दे देता बोले। मैंने कहा वाह अल्लाह से मांग रहा डॉलर्स में और अल्लाह की राह में खर्च कर रहा रुपयों में, वाह वाह वाह वाह, अल्लाह भी तो को रुपयों में ही देंगे थोड़े दिन बाद, डॉलर्स नहीं मिलने वाले। आप देखिए होशियारी, अर्निंग्स डॉलर में है और डॉलर की जकात $450 हो रही और ये बोल रहे कि 50 ज्यादा दे रहा इंडियन रुपीज से 500 दे रहा, पैसा पैसा होता बोले साला, फिर वहां के यहीं जा जाओ मैं, ये सब हीले बहाने याद रखिए, ठीक है, ये सब को छोड़िए, ठीक। आइए आगे, चांदी, चांदी का निसाब है 52.5 तोला, 52.5 तोला आज के दौर के एतबार से होगा 585 ग्राम, और आपको मुख्तलिफ किताबों में इससे ज्यादा भी क्वांटिटी मिलेंगी, 612 ग्राम 1.33 के हिसाब से 585, 1.6 के हिसाब से 612, ठीक है, और इससे बढ़कर 720 ग्राम तक भी आपको मिलेगा। बट क्या है, वो वैल्यू मैं बता रहा हूँ फिक्स नहीं थी, चेंज होती थी, लेकिन चूंकि ज़कात एक फर्ज चीज है, लोवेस्ट वैल्यू को लेना ये खैर है। वो 20 कैरेट के डाले जा रहे हैं, कभी बीज पूरे हल्के आ जाए तो वेट जाहिर सी बात है 10 ग्राम भी हो सकता था, कभी पूरे बीज भारी आ जाए तो 12 ग्राम तक भी तोला जाता था। समझो आप बात, समझ, ये रफ एस्टिमेट। तो बेटर क्या, चूंकि सोने में इतना समझ में नहीं आता, सोने में 85 ग्राम 87 ग्राम इतना ही होता बस डिफरेंस 2 ग्राम का, लेकिन चांदी में क्या होता है 52.5 तोला है ना, तो बहुत डिफरेंस पड़ जाता। आप जब 11.33 से करेंगे तो 585 आ जाएगा, 585 ग्राम, लेकिन अगर 66 से करेंगे तो 612 आएगा 11.1, और उससे ज्यादा ले लेंगे 12 वाला तो 720 तक चल जाएंगे। हम वो चक्कर में नहीं जाते, ज़कात के मामले में जो लोएस्ट वैल्यू है वो ज्यादा जरूरी है, तो वो है 585 ग्राम, ठीक है। लेकिन अगर कुछ किताबों में इससे ज्यादा भी मिले तो आप टेंशन मत लीजिए, वो उसी क्वांटिटी की काउंटिंग के एतबार से, बट मैं प्रेफर करता हूँ लिस्ट पे जाना ज्यादा अच्छा, मामला ज़कात और फरीजे का है, रिस्क लेना दुरुस्त नहीं है, ठीक है। तो लिहाजा 585 ग्राम का सिल्वर है, मतलब 52.5 तोला का 58.5 तोला होगा आज के तोले के साथ। इतनी अगर आपके पास चांदी है तो इस चांदी पर आपको ज़कात देना है, और कितनी ज़कात देना है 2.5% से, ठीक है। तो इस बात को भी आप ध्यान में रखिए, चांदी का निसाब मैंने आपको बहरहाल बता दिया, ठीक है। तो सोने की जगह सोने से, चांदी की जगह चांदी से, चांदी का निसाब आ गया, सोने का निसाब आ गया, 2.5% देना है वहां, उस वैल्यू से देना है, पैसा भी दे सकते चाहे तो, या फिर चांदी की जगह 2.5% चांदी निकाल दीजिए, सोने की जगह 2.5% सोना निकाल दीजिए, उसका इंशाल्लाह जी आपका मामला हल हो जाएगा, ठीक है। इसी तरह निसाब से कम सोना या निसाब से कम चांदी जकात मिलाकर अदा करना सुन्नत से साबित नहीं है। निसाब से कम सोना या निसाब से कम चांदी को मिक्स करके नहीं देना है आपको, समझा बात। जैसा मेरे पास 80 ग्राम सब गोल्ड है, समझ आप, और 500 ग्राम सब सिल्वर है, तो मेरे पास दोनों पे जकात नहीं देना है, 80 ग्राम सब गोल्ड 500 ग्राम सब सिल्वर, क्योंकि दोनों भी निसाब को नहीं पहुंचता, मुझे दोनों पे देना है। सुन्नत से दो क्वांटिटीज को मिक्स करके देना साबित नहीं है, सुन्नत से दो क्वांटिटी को मिक्स करके देना साबित नहीं, तो लिहाजा बेटर है दोनों की अलग अलग दी जाए, ठीक। सोने चांदी के जेर इस्तेमाल जेवर भी आपको वाजिब है जकात उस पर भी, सोने और चांदी के जो जेवरात होते हैं उन जेवरात पर भी जकात देना फर्ज है, ठीक है। ये बात क्यों कह रहा हूं, बहुत सारे लोग, इमाम शाफी रहमतुल्लाह का एक फतवा है कि इस्तेमाल के जेवर पर जकात नहीं है, लेकिन इमाम शाफी रहमतुल्लाह से यहाँ चूक हुई थी इस मसले के अंदर, उन तक वो रिवायत नहीं पहुंची थी कि जेवर पर भी जकात है, लिहाजा उन्होंने कह दिया नहीं है, तो वो मसले को छोड़ दे, मनमानी के एतबार से या अपने फायदे के एतबार से फतवे नहीं लेना चाहिए, वो स्कॉलर वो उलमा वो बच जाएंगे अल्लाह की नजर में, इसलिए कि उन्होंने कोशिश की सही बात तक पहुंचने की, लेकिन फिर भी चूक हुई, बच जाएंगे, पकड़े कौन जाएंगे हम लोग, क्योंकि इसके लिए वाज़े दलाइल मौजूद है कि जेवर पे ज़कात है। बहुत से लोग जेवर की ज़कात कभी नहीं देते हैं, बोलते नहीं इमाम शाफी का होता नहीं, वो फतवा गलत है, वो उनसे चूक हुई, और इमाम भी जितने चाहे बड़े हो वो इंसान थे, और इंसान होने के नाते खता गलतियां चूक मासियत गुनाह होते हैं, समझ गए, ये बात को याद रखिए। तो लिहाजा जेवर पर भी जकात है अगर वो निसाब को पहुंचता है, ठीक है। इसके ताल्लुक से जो रिवायत आती है, अबू दाऊद की रिवायत है, एक औरत नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के पास आई, उसकी बेटी के हाथ में दो मोटे मोटे कंगन थे, आपने कहा क्या इसकी जकात देती हूँ, तो कहा नहीं, तो क्या तू चाहेंगी तेरे हाथ में आंख के दो कंगन पहना जाए, उसने वो दो कड़े कंगन उस बच्ची के हाथ से उतारे और कहा अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ये अल्लाह की राह में सदका, पूरा ही दे दिया, कही अल्लाह की राह में सदका, क्योंकि अब तक जकात अदा नहीं की मैंने, ये अल्लाह की राह में सदका, उतारी कंगन और दे दी, समझ रहे बात को। लेकिन ये वाकया तो कोई बार सुनने कितना ताज्जुब होता ना, अजीब लगता, और औरतों के आंख पे तो गूज़बम्प्स, हाँ रोंगटे खड़े हो जाते होंगे, कड़े दे दिए, है ना, होता ना एकदम कुछ वाकया सुन के एकदम आंख पर बोलते ना कांटे आ जाते, वैसा होता हूँ दे दिए उन्होंने, वो लोग ऐसे ही थे, उनकी सोच ऐसी ही थी, आखिरत का उनका टारगेट ही ऐसा था कि अचीव करना ही था उन्होंने, ज़कात नहीं देती हो जहन्नुम के कंगन पहनोगे, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम जिस पर जहन्नुम की बात भी कह दिया वो कंगन पहनना मेरे लिए गवारा नहीं, हलाल है लेकिन आप समझ रहे बात को। एक सहाबी नौजवान गोल्डन रिंग पहन के आ गए, हमारे पास भी नौजवान होते ना, गोल्डन रिंग जब तक ना पहने तो पता ही नहीं चलता कि शादी होने वाली है या हो चुकी है, वो शायद साचक के दिन मिलती हो भीख में, बहरहाल जो भी है क्या मतलब क्या बोलूं मैं, समझ में नहीं आ रहा, लफ्ज गलत हो गया, तोहफे में गलत लफ्ज, माफी चाहता हूँ, तो मिलती है तो लोग देख के बोलते हो शादी है आपकी। एक नौजवान नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के जमाने में सहाबी थे, एक अंगूठी पहन के आगे सोने की, मसला मालूम नहीं था, نبی اکرم صلی اللہ علیہ وسلم نے کہا تم میں سے جب کوئی شخص آنکھ کا انگارہ اپنی انگلی میں پہننا چاہتا ہے تو وہ مرد اپنے ہاتھ میں سونے کی انگوٹھی ڈال لیتا ہے اور کہا اسے اتار کر پھینک دے۔ اس نوجوان نے انگوٹھی نکالی اور مسجد نبوی میں پھینک دی۔ لوگوں نے کہا تیرے گھر پہ محرم ہوں گے نا، بیوی ہوں گے، بچے ہوں گے، مطلب بچے سے مراد بچیاں ہوں گے، عورتیں ہوں گی، ان کے لیے تو جائز ہے نا محرمات کے لیے دوسرے، تو تیری گھر پہ محرم ہوں گے ان کو دے دینا۔ کہا لیکن اللہ کے رسول صلی اللہ علیہ وسلم کا اتار کر پھینک دے، کہا اب تو میں نہیں اٹھا سکتا اسے، آپ بول سکتے تھے تیری محرمات کو دے، کیونکہ آپ نے ایک نفرت کا اظہار کیا، میں اس انگوٹھی کو اب نہیں اٹھا سکتا، حالانکہ حلال تھی، نہیں اٹھایا۔ کیونکہ نبی نے کیا بول دیا تھا، اب کیسا لے سکتا ہوں صحابی، مثال بھی کہہ دی تو نہیں اٹھا سکتا۔ تو اس عورت سے یہ کہا کہ ان دو کنگنوں کے بدلے تجھے جہنم کی آنکھ پہنائی جائیں گی، کیونکہ مثال دی تھا یہ کنگنوں کی وجہ سے اتارے، اور کہا یہ اللہ کی راہ میں صدقہ، خلاص اب میں نہیں لے سکتا۔ تو ان کا ٹارگیٹ چونکہ آخرت تھا، اس کے اچیومنٹ کے لیے بہرحال وہ کچھ بھی کرنے کو راضی تھے، تیار تھے۔ آج ہمارا حال یہ ہے کہ اگر 100 روپے اگر ہمارے مرضی سے مطابق سے زیادہ جا رہے ہیں زکات میں، صدقات میں، تو ہمارے چہرے بدل جاتے ہیں، چہرے کی رنگت بدل جاتی ہے نا، خوف زدہ ہو جاتے، دل کی دھڑکنیں بڑھ جاتی ہے، پالپیٹیشن چالو ہو جاتا ہے، پیٹ خراب ہو جاتا ہے ٹینشن سے، اتنا ٹینشن آ گیا میرے کو سن کے 100 روپے کا نقصان ہوا۔ صحابہ کا معاملہ ایسا نہیں تھا، وہ جانتے تھے جو گیا وہی بچا، اور جو پاس ہے یہ کچھ فائدہ نہیں دینے والا، بہرحال انہوں نے اتارے، کھائیے لے لو۔ اب اگر کسی عورت نے یا کسی نے یہ مسئلے کا علم نہ ہونے کی وجہ سے آج تک اگر زکات نہیں دیں گی زیورات کی، تو کیا کرے؟ شیخ بن باز رحمہ اللہ سے جب یہ سوال ہوا کسی نے اس مسئلے کی وجہ سے یا غلط علم کی وجہ سے زیورات کی زکات نہیں دی تو کیا کرے، تو انہوں نے کہا پھر وہ ایک سال کی زکات دے اور اگلے سال سے شروع کر دے دینا، بولا اب سٹارٹ کر لے، اب چونکہ آپ کاؤنٹ کریں گے تو پورا زیور ہی چلا جائے گا، نہیں ہو سکتا، توبہ کرے اللہ سے اور آپ اس سال کی ایک دے اور اگلے سالوں سے زکات دینا شروع کر دے، ٹھیک ہے؟ تو سونے چاندی کے زیورات پر بھی زکات ہے، اس بات کو آپ یاد رکھ لیں۔ اور اگر زکات آپ چاندی کی چاندی اور سونے کی سونے میں نہیں دیتے ہیں، زیور کی زیور سے نہیں نکالتے ہیں، اس کے بدلے آپ کیش بھی دے سکتے ہیں۔ فار ایگزامپل سونا میرے پاس 10 تولہ ہے، 10 تولے کی زکات ہوتی 2.5 گرامس آف گولڈ، 2.5 گرام کا ریٹ کیا چلتا ہے سمجھو، 1 گرام کا ریٹ 2750 یا یہ 22 کیرٹ کا، یا اگر پیور گولڈ لے آج 24 کیرٹ 29 مطلب 29,500 ہوتا ہے، اس کے حساب سے 29,500 ضرب 2.5 کر دے، جتنا حساب آیا اتنا کیلکولیٹ کر دے دے، سمجھ رہے آپ، اس بات کو آپ یاد رکھیں، ٹھیک ہے؟ تو زیور پر بھی زکات عبادت ہے۔ اسی طرح سال کے آخر میں سارے مال تجارت پر بھی نفع ملا کر اس پر بھی زکات ہے، جو اسٹاک جو آپ کے پاس مال ہوتا ہے، تجارت کا مال ہوتا ہے، اس پر اس کے نفع کو جوڑ کر زکات دینا ہے، یاد رکھیں۔ آپ کو انسان یہ کہہ سکتا ہے مال آتا ہے مال جاتا ہے، مال آتا ہے مال جاتا ہے، تو ایک سال کہاں گزرتا ہے؟ تو جب مال آتا ہے اور مال جاتا ہے تو ایک ساتھ آپ کے پاس مال کو ایک سال نہیں رہتا ہے، تو وہ اسٹاک جو کنٹینیوسلی 1 ایئر آپ کے پاس ہوتا ہے، مطلب وہ نہیں کہ ایک پروڈکٹ آپ کے پاس 1 ایئر رہتا ہے، بلکہ فار ایگزامپل 100 روپیز کے موبائل میرے پاس ہر وقت دکان میں رہتے ہیں، پھر کہہ رہا ہوں 100 میں اس لیے دے رہا ہوں بات سمجھنے کے لیے، حساب کرنے کے لیے آسان ہوتا ہے، ٹھیک ہے؟ میرے دکان میں ہر مہینے 10 لاکھ کا بزنس ہوتا ہے، سمجھ لیجیے مثال 10 لاکھ کا بزنس ہوتا ہے، لیکن 1 لاکھ کے موبائل ہمیشہ رہتے ہیں، سمجھ رہے بات کو، 1 لاکھ کا اسٹاک مینٹین کرتا ہوں، 9 لاکھ کا روٹیشن ہوتا آتا چلے گا، لیکن 1 لاکھ کا ہی پھر ختم ہو پھر لائے گا، لیکن 1 تو یہ 1 لاکھ زکات ہے آپ وتھ پلس، اس میں آپ وہ بھی کریں گے آپ کا پروفٹ ایڈ کر کے رکھیں گے، مطلب فار ایگزامپل موبائل لینڈنگ کاسٹ 3000 ہے لیکن سیلنگ کاسٹ 5000 ہے، تو 5000 کے حساب سے کاؤنٹ ہوں گا اور زکات دی جائیں گی، سمجھے آپ بات کو۔ تو لہٰذا جو اسٹاک کنٹینیوسلی ہوتا ہے، مطلب آتا اور جاتا رہتا ہے، لیکن ایک سرٹن اماؤنٹ آپ کے پاس فکس ہوتا ہے جو مال میں، انوینٹری میں، گوڈاؤنس میں، دکان میں، شاپس میں، شو رومس میں، آپ کے آفس میں پڑا ہوتا ہے، وہ جو کنٹینیوس پڑا ہوتا ہے اتنا ایک سرٹن اماؤنٹ کا، جبکہ آتا جاتا بہت ہے، تو وہ کنٹینیوس اماؤنٹ کو آپ کاؤنٹ کریں گے، یہ میرا مال تجارت ہے جو سال بھر میرے پاس رہتا ہے، اس کی بھی میں زکات نکالوں گا۔ اس تعلق سے جو روایت آتی ہے جو ہے مسند شافعی میں، مسند امام احمد میں، اور دارقطنی اور بحقی میں ایک روایت آتی ہے، جس میں یہ آتا ہے کہ ابو عمرو بن حماس اپنے والد رضی اللہ عنہ سے روایت کرتے ہیں کہ میں چمڑا اور تیر کے ترکش فروخت کرتا تھا، ان کے والد چمڑے کا بزنس کرتے تھے اور تیر کے ترکش مطلب وہ جو تیر جس میں رکھتے ہیں وہ بنایا کرتے تھے، لیدر کے مرچنٹ تھے سمجھ لیجیے، فروخت کرتا تھا۔ عمر رضی اللہ عنہ ایک مرتبہ ان کے دکان میں آئے، دکان میں آنے کے بعد اپنے مال کی زکات ادا کرتے ہوئے یہ سوال کیا، تو انہوں نے کہا میں تو صرف چمڑے کا بزنس کرتا ہوں، سونا چاندی تھوڑی ہے، یہ تو لیدر ہے صرف، تو میں تو جو ہے امیر المومنین فقط چمڑے کا بزنس کرتا ہوں، صرف میں تو لیدر سیل کرتا ہوں۔ تو انہوں نے کہا تو عمر رضی اللہ عنہ فرمایا اس کی قیمت لگاؤ اور اس کی زکات ادا کرو، इसकी कीमत लगाओ, इसकी जकात अदा करो, मतलब स्टॉक की भी जकात है। अब बहुत से लोग समझते हैं स्टॉक की जकात नहीं, चूंकि इस पर एक फतवा मौजूद है। तो याद रखिए, अगर ऐसा किसी ने किया था तो ये साल तौबा करे अल्लाह से, दे और अगले सालों से देना शुरू कर दे। जेवर को ऐसा कहा ना, एक साल की दे और अगला शुरू कर दे, वैसे ही कर ले अब स्टॉक पर भी। अब स्टॉक मैंने जैसे समझा ना, आता और जाता है, तो सर्टन स्टॉक हमेशा होता है। फॉर एग्जाम्पल, ये महीना 10 लाख का बिजनेस हुआ, लेकिन 1 लाख का ये महीने, अगले महीने, हर महीने होता ही है स्टॉक मेरे पास, मैंने उसकी जकात निकाले, जो भी होता है, इस बात को जहनशीन कर ले। ठीक है, ठीक है। अब माले तिजारत का निसाब क्या होगा, वो थ्रेशोल्ड क्या है, वो लिमिट क्या है, कि सोने में 85.5 ग्राम, चांदी में 585 ग्राम, इसमें क्या है। तो याद रखिए, माले तिजारत में सोने और चांदी में से जिसका कीमत कम होगी वो बनेगा निसाब की वैल्यू, समझे आप। तो आज क्या कम है हमारे जमाने में, चांदी कम है, हम चांदी को निसाब बनाएंगे। 585 ग्राम चांदी की कीमत के बराबर स्टॉक अगर साल भर रहता है तो उस पर जकात है। 585 ग्राम चांदी क्या वैल्यू होंगी, क्या तोला है चांदी, 600 रुपये, हिंदुस्तान का 600 रुपये तकरीबन, दूसरे ममालिक के अंदर समझ लीजिए 700-800-900 भी होता है, करेंसी पर डिपेंड है, बांग्लादेश में अलग रेट है, पाकिस्तान में अलग रेट है, लेकिन ओवरऑल इंडिया में समझो 600 रुपये। 600 रुपये के अतबार से 60,000 रुपये किलो हुई है ना। 585 ग्राम का हिसाब लगा ले कितना होता है, 585 ग्राम है ना, 585 ग्राम को मल्टीप्लाई कर लिया, 585 ग्राम तो 58.5 तोला होता है, 58 को आप 600 से मल्टीप्लाई कर लिया, अराउंड 30-35,000 के होता है। लेकिन मैं क्वांटिटी फिर बोल रहा हूँ, मेरी क्वांटिटी मेरे रेट पे मत जाइए, आपको अपने जमीन जमाने के हिसाब से चांदी का रेट निकालना पड़ेगा, वहां आपको सोचना पड़ेगा यहाँ तक। ठीक है, मैं तो एक रफ एस्टिमेट दे रहा हूँ आपको। ठीक, तो 585 ग्राम चांदी के बराबर अगर आपके पास माले तिजारत होता है तो करना, और ये बाकी सब में भी यही चीज लागू होंगी, माले तिजारत, स्टॉक्स, फिक्स डिपॉजिट्स, ठीक है, बैंक में पड़ा हुआ एक्स्ट्रा बैंक बैलेंस जो एक्सेस पड़ा हुआ है, प्लॉट जिसकी कीमत 585 ग्राम से सिल्वर से एक्सीड करती है, स्टॉक जिसकी होती है, सब चीजों के लिए सिल्वर को हम लिएंगे। अगर सोना कभी कम होता है तो सोने को लिया जाएगा, जो भी कम वैल्यू होती है उसको बेस बनाया जाएगा, समझा बात। तो लिहाजा साल के आखिर में माले तिजारत पे भी आपको हमको जकात देना है। ठीक, इसके बाद जमीन की पैदावार में गंदुम, जौ, किशमिश, खजूर, मरक्का, इस पर मतलब किशमिश, इस पर भी जकात है। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के तालुस आता है, जो है दारकुतनी की रिवायत है, उमर इब्न खत्ताब रज़ी अल्लाह अन्हु फरमा, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम दर्ज ज़ेल 4 चीज़ों में जकात मुकर्रर की है। पहला गंदुम, गेहूँ, दूसरा जौ, गेहूँ की तरह एक अनाज की किस्म, तीसरा किशमिश, किशमिश सूखा हुआ अंगूर, ठीक है, और चौथा खजूर, इसमें आपने जकात तय की है। ठीक, अब ये जो है मतलब अनाज पे आ गए, तो अनाज में जकात के बारे में याद रखिए, अनाज में पैदावार में खेती में जकात सालाना नहीं है, फसलाना है, हर फसल पे देना पड़ेगा। अगर साल में 2 फसलें आती है तो 2 बार जकात देना पड़ेगा, साल में 3 फसलें आती है तो 3 बार जकात देना पड़ेगा। फसल की जकात ईयर से जुड़ी हुई नहीं है, फसल की जकात फसल के कटाई से जुड़ी हुई, कटा दे दो, साल में 2 बार आती है, 3 बार आती है, 1 बार आती है उसके हिसाब से, या 1.5 साल में 1 बार आती है, 1.5 साल में 2 साल में फसल, 2 साल में 2, 4 साल में फसल आती है, 4 साल में 2, 10 साल में फसल आती है, 10 साल में 2। फसल की जकात फसल के कटने पर है, और हर बार चाहे वो साल हो या ना हो, साल से कम हो या साल से एक्सीड कर जाए, याद रखिए इस बात को। तो इसकी जकात के लिए ईयर फिक्स नहीं है, इसकी जकात के लिए फसल आ जाए तो आपको जकात देना है। अब ये कितने पे देना है, तो ये है 20 मन, 20 मन की आज के दौर की रफ क्वांटिटी मैं कहूंगा वो होती है 725 किलोग्राम। कुछ ने 685 भी कहा, कुछ ने 650 भी कहा, कुछ ने 625 भी कहा, और कुछ ने 725 भी कहा। ये फिर मैं कह रहा हूँ, क्योंकि वो क्वांटिटीज, वो मेजर्स जो थे वो बहुत फिक्स नहीं थे, सर्टन नहीं थे उस जमाने के, लिहाजा उसके कन्वर्जन जो आज होता है ना, उसमें ये वेरिएशन आ जाते हैं, ये वेरिएशन आ जाते हैं। तो 725 को आप फिक्स ना ले लें, इससे कम भी अगर कहीं अगर वो लिखा हुआ मिलता है बुक्स में तो उसको भी आप ले लो। 600 तक भी मैंने पढ़ा हूँ कि 600 kgs को भी काउंट किया गया 20 मन के अंदर, क्योंकि क्वांटिटी का, वेट का, मेजर्स का कन्वर्जन में ये थोड़ी डिफिकल्टीज या अख्तिलाफ की बुनियाद पे होता है। जैसे आपको पता है ना, पहले लोग बोलते थे एक पल्ली, पल्ली क्या होता था, एक क्वांटिटी, लेकिन वो फिक्स थी। औरंगाबाद की पल्ली अलग थी, तो जालना की अलग थी, तो बीड़ की अलग थी, ना सब अलग अलग, एक पल्ली तेल, और पल्ली मतलब तेल जिसे निकाल, एक सर्टन था कि भाई वो पल्ली बोलो तो 20 ml से ज्यादा और 50 से कम, बट वो फिक्स नहीं थी। अब अगर कोई बोले 10 पल्ली तेल डालो, और अब आपको बोले कि मिलीलीटर में बोलो, तो मैं बोलूंगा मिलीलीटर में होगा 10 पल्ली 200 ml से लेकर 500 ml के बीच में, मेजर्स फिक्स नहीं थे। हाँ, और आपने गेहूं और अनाज को देखा तोलने का तरीका, एक डब्बा होता था, نکالا ڈال دیا, بولے یہ ڈبا ختم. ایک سا, حدیث میں آتا نا سا بھی ایسی ڈبا تھا, نبی اکرم صلی اللہ علیہ وسلم جو سا یوز ہوتا تھا نا یا مد یوز ہوتی, سب ڈبے تھے, سا مد سب ڈبے تھے. اب اس کے پہلے ڈبا طے کرنا پڑے گا تو ویٹ طے ہوں گا. ایک مد پانی میں آپ وضو کر لیا کرتے, تین مد پانی میں آپ غسل کر لیا کرتے, تو ایک مد پانی کو آپ کوانٹٹی میں کر دو 750 ایم ایل ہوتا ہے اپروکس. اور اگر تین مد بولے تو آپ صلی اللہ علیہ وسلم 2.5 لیٹر میں نہا لیتے تھے. اب یہی پانی کا مگ جو ہے نا, پانی بھی اس میں آتا تھا لیکن ویٹ بھی, گیہوں بھی اس میں لیا جاتا تھا. تو اس وجہ سے یہ ویریشن ہوں گے. آپ جو اس میں لیسٹ لیول ہو, مجھے یہ ملا بٹ میں نہیں کہہ رہا یہی فکس ہے, اس سے نیچے گنتی, بلکہ 575 بھی میں نے ایک جگہ پڑھا ہوں کیجیز. میں بہرحال یہ چھوڑتا ہوں آپ پر کہ آپ اس کو اپنے علاقے کے اعتبار سے طے کریں. فکس بولنا میرے لیے بھی تھوڑا محال, لیکن 20 من میں کہہ سکتا ہوں یہ جو روایتوں میں آتا ہے یہ کوانٹٹی بہرحال ہوتی تھی, اور اس کے لیے وہ مد اور وہ سا اور وہ بہت ساری کوانٹٹیز مل کر وہ من تک بہرحال بات پہنچتی تھی. ٹھیک, تو اتنا اناج ہونے پر آپ کو کیا کرنا ہے, اس کی زکات نکالنا ہے. زکات ایسی اناج میں نکالنا ہے جو سڑتا نہیں ہے جلدی, اسٹاک ہوتا ہے ایئرس اینڈ ایئرس, وہ اناج پہ زکات یاد رکھیں, وہ چیزوں پہ زکات. ٹھیک, سبزی پہ زکات نہیں, چونکہ سبزی کیا ہوتی ہے نکالتے دو دن میں سڑ جاتی ہے, لیکن گیہوں سالوں سال, چاول صدیوں صدیوں, بولنا ٹھیک ہے نا. ہاں چاول تو سینچریز رکھا جاتا تھا. آپ کو باسمتی چاول اسی چاول کو کہتے تھے جو سرٹن اماؤنٹ, مطلب 50 سال, 60 سال, 70 سال یا 100 سال اسٹاک میں ہوتا تھا. جب 100 سال بعد وہ نکلتا تھا اس کی خوشبو اور اس کی وہ اتنی اور وہ قیمتی ہوتا تھا. آپ بولیں گے بھائی آج کل تو 50 روپے کلو ملتا باسمتی, تو یہ باسمتی کیا کیا تھا معلوم آپ کو, ریڈیشن کے ذریعے اس کو 1 سال میں 100 سال کی عمر دے دیتے ہو, جس کی وجہ سے وہ 2-3 سال میں تیار ہو جاتا ہے. لیکن ریئل باسمتی کیا ہوتا تھا بتایا نا, 50 سال رکھا ہوا ہے. ٹھیک ہے, اس کی دوسری مثال لینا ہے, بڑی گھٹیا مثال ہے لیکن صرف سمجھنے کے لیے دے رہا ہوں. ٹھیک ہے, اللہ کے لیے اس کو سیریس مت لیجیے. شراب, شراب کے تعلق, ٹھیک ہے, جتنی پرانی ہوتی اتنی اچھی ہوتی ہے, یہ شرابیوں کا ماننا ہے. ٹھیک ہے, ام الخبائث ہے, برائی کی ماں ہے, میرا ان کا ماننا ہے کہ اچھی ہوتی ہے, لہٰذا اس کو بنا کے سڑا کر لکڑی کے باکسز میں فل کر کے باکسز کے اوپر سیل لکڑی کی ڈال کے اسٹاک میں ڈال دیا جاتا تھا, اور اس پہ لیبلنگ کی جاتی تھی, ڈیٹس لکھ دی جاتی تھی. اور آج بھی ایسی کمپنیاں یوروپ اور امریکہ میں جو آج سے 100 سال پرانی شراب, مطلب ان کا مینوفیکچرنگ آج جو ہوتا ہے یہ 100 ایئرس بعد پروڈکٹ بکتا ہے, اور جو آج وہ بیچ رہے مارکیٹ میں 100 ایئرس پہلے پروڈیوس ہوا تھا, معلوم ہے پرانا. ٹھیک, تو وہ چیزیں جو اسٹاک کی جا سکتی ہے, سڑتی نہیں ہے, لانگ ٹرم تک سیو ہوتی ہے, ان چیزوں پہ, جیسا انگور منقع بنتا ہے نا, اس کا لانگ ٹرم سیونگ ہے, منقع بہت دنوں تک اچھا ہوتا ہے. کھجور, کھجور ہی بہت دنوں تک, آج حال ہی میں نے ایک ویڈیو دیکھا, اس کی حقیقت کیا میں نہیں جانتا ہوں کہ وہ سچا ہے جھوٹا ہے, لیکن ایک ویڈیو میں نے دیکھا جس میں ایک صاحب نے ایک چمڑے کی تھیلی تھی اس کو بیچ میں سے کاٹا, جس میں ان کے پڑ دادا سگڑ دادا نے کھجور بھر کے رکھے تھے, اجوا مدینے کی کھجور, 120 سال بعد اس کو کاٹا گیا, کھجور جیسے کہ ویسے اچھے تھے, اور اس کو نکال کر کھایا گیا. مطلب عالم میں نہیں جانتا ویڈیو اگر جھوٹا ہوگا تو ایک الگ بات ہے, لیکن کھجور بھی ایئرس اینڈ ایئرس اسٹاک ہوتا ہے, ایک بار وہ سوکھ جائے نا بس پھر وہ ایئرس سالوں سال بعد بھی نکالی کھجور کھجور رہیں گے. تو یہ چیزیں جو اسٹاک, میں یہ نہیں کہہ رہا ہوں 100 سال جو بچے, لیکن جو لانگ ٹرم رہتی ہے, لمبا ان کا عرصہ زندگی ہوتی ہے, ایسی چیزوں پہ سبزیوں پہ زکات یاد رکھی نہیں ہے, اس لیے کہ وہ نکلتے سڑ جاتی ہے, خراب ہو جاتی ہے. کشمش, منقع, گندم, جو, باجرا, جواری, اور کیا بولوں مکہ ہمارے پاس ہندوستان کے اندر, اور بھی جو چیزیں ہوتی, چاول اور جو ہوتا بہرحال, وہ سب اس میں انکلوڈ کیے جا سکتے. یاد رکھیں نسائی کی روایت ہے, ابو سعید خدری رضی اللہ عنہ فرماتے ہیں نبی اکرم صلی اللہ علیہ وسلم نے فرمایا جب تک غلہ اور کھجور کی مقدار 5 وسق تقریباً 20 من 725 کلو تک نہ پہنچے اس پر کوئی زکات نہیں ہے. ٹھیک ہے, نصاب بھی آ گیا, چیزیں میں نے بتا دی, الگ الگ علاقوں میں ہو سکتا ہے اس سے بھی ہٹ کر کچھ اناج اگتے ہوں گے, وہ بھی اس میں آپ ڈال لیں, جو سیو ہو سکتے ہیں سیو رہ سکتے ہیں, بہت دنوں کا اسٹاک ہوتا ہے اس کو بھی آپ اس کے اندر انکلوڈ کر لیں. ٹھیک, اب اس اناج میں جو زکات دی جاتی ہے, اس میں زکات دینے کے 2 طریقے, اور دونوں ڈیپینڈ آپ کے ایکسپینسز پر ہے کیسے لگے یہ اناج. اگر اناج قدرتی پانی سے لگ گیا, مطلب کوئی آپ نے پانی نہیں دیا, نیچرل واٹر فال, اریگیشن, ندی کی وجہ سے پانی آیا, کینال تھا, پانی آ گیا بس, کوئی ایکسپینس نہیں آیا, تو اس پر آپ کو 10% زکات دینا ہے. 725 کلو سے زیادہ اگر اناج ہو جائے اور پانی اس کو قدرتی ملا تھا تو کتنی زکات جائیں گی, 10%. समझ रहे, 10% दसवां हिस्सा। और अगर पानी आपने दिया था, कुआं खुदवाया, ट्यूबवेल लगाया, बोरवेल लगाया, बोरिंग किया, पानी खरीद कर लाया, टैंकर्स परचेज किए, ठीक है, तो ऐसी शक्ल में बीसवां हिस्सा, बीसवां हिस्सा मतलब 5%। तो अनाज की 2.5 नहीं, अनाज की 5% या 10% है, 10th part या 28th part, दसवां हिस्सा या बीसवां हिस्सा। याद रखें, दसवां हिस्सा कब, जब कुदरती तौर से लगता है, और बीसवां हिस्सा कब, मतलब 5% कब, जब आप मेहनत करते हैं, पानी वगैरह देते हैं, तो जब खुद से उग जाए, पानी में आप मेहनत नहीं की आपने, तो जब 10% देंगे, वरना 5%, मतलब दसवां हिस्सा और बीसवां हिस्सा, इसको आप ज़हन नशीन कर ले, दो इसका, इसको उश्र और निस्फ उश्र कहते हैं, उश्र 10th part, निस्फ उश्र, उश्र 10 को कहते हैं, हाफ ऑफ द उश्र, मतलब 10 का हाफ, मतलब 5%, ठीक है, मतलब 20% हो जाएंगे, वैसे 20वां हिस्सा होगा, और परसेंट के हिसाब से 5% या 10%। मैं समझता हूँ ये बहुत ज़्यादा वाज़े, दलाइल इसके बहरहाल बहुत सारे मौजूद हैं। बुखारी की रिवायत, अब्दुल्लाह बिन उमर रज़ी रिवायत करते हैं कि आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जिस ज़मीन में बारिश या चश्मे या पानी पिलाएं, या जमीन तर और ताज़ा हो, इसकी पैदावार का 10वां हिस्सा ज़कात है, और जिस ज़मीन को कुएं के जरिए पानी दिया जाए, इसमें निस्फ उश्र यानी 20वां हिस्सा ज़कात है। जो नेचुरल इरीगेट हो, मतलब पानी मिल जाता है, उसको 10%, और जिसको आप मेहनत करते कुआं वगैरह लगाते हैं, उसके लिए अलग, ठीक है। खजूर और अंगूर की ज़कात के लिए खर्च का तरीका इख्तियार करेंगे, खर्च मतलब इनकी ज़कात तय होती है कच्चे माल में, और अदा की जाती है सूखे हुए माल में, इसको होते हैं खर्च। खर्च क्या होता है, बाग में जाएंगे, अंदाजा लगाएंगे, ये एक खोशा होगा 10 किलो का, एक झाड़ पे दो खोशे 20 किलो का, 100 झाड़ के ऊपर लगे हुए, मतलब समझ रहे हो आप, मल्टीप्लाई बाय 20 कर देंगे, मतलब 2000 किलो, 2000 किलो की ज़कात देना है। अंदाजा लगाया जाएगा देखकर, लेकिन पे किया जाएगा सूखने के बाद, क्योंकि अगर सूखे ना, जाति वाले सूखे ना, बेकार हो गया इसका मतलब, सूखने के बाद। तो याद है, खजूर और अंगूर के अंदर ये होता है, गीली होते हैं ना, बाद में सूखती है। तो खजूर और अंगूरों के अंदर ज़कात करने के लिए खर्च का तरीका इख्तियार करने का हुक्म है, और खजूरों की ज़कात खुश खजूरों से, और अंगूरों की ज़कात खुश अंगूर से अदा की जाएंगी। अंदाजा लगाया जाएगा गीले में, और दिया जाएगा सूखे में। याद रखिए, इसके ताल्लुक से जो रिवायत आती, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने जामे तिर्मिज़ी की रिवायत है, अंगूर की ज़कात इस तरह, मतलब खर्च के तरीके से अदा करने का हुक्म दिया है, जिस तरह खजूरों की ज़कात खर्च के तरीके से अदा की जाती है, नीज अंगूर की ज़कात किशमिश से अदा की जाएंगी, और खजूर की ज़कात खुश खजूर से। अंदाजा लगा जाए गीले में, अदा किया जाएगा सूखे के अंदर, याद रखिए इस चीज़ को, ठीक है। इस मामले में ये भी याद रखिए, अगर आप ज़कात देना चाहते हैं और माल में नहीं देना चाहते, अनाज में नहीं देना चाहते, तो इसको भी आप करेंसी में कन्वर्ट कर सकते हैं। फॉर एग्जाम्पल, 10 क्विंटल अनाज हुआ, ज़कात हो रही है 10%, मतलब 1 क्विंटल, आप 1 क्विंटल का रेट क्या चल रहा है, गेहूँ का 2500, तो 2500 भी दे सकते, क्योंकि आजकल ये मुतबादिल निकल गया, वरना उस जमाने में तो सोने की ज़कात सोने से, चांदी की चांदी से, अंगूर की अंगूर से, खजूर की खजूर से दी जाती थी, ठीक। चलिए आगे बढ़ते हैं। शहद की पैदावार में भी उश्र है, शहद भी जो कि स्टॉक होता है ईयर ईयर, इसमें भी उश्र का तकाजा। अब्दुल्लाह बिन उमर रज़ी अल्लाह अन्हु फरमाते और कहते हैं, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने शहद में उश्र लिया है, मतलब 10% लिया है, याद रखें। इसी तरह जो है रकास, दफन शुदा खजाना अगर मिल जाए, तो इसमें 20% है, और ये 20% याद रखिए बगैर निसाब के, इसमें निसाब नहीं, कितना ही मिले देना पड़ेगा, 20%, ठीक है। इसके ताल्लुक से जो है रिवायत के अल्फाज जो ये है, रिवायत ये सही बुखारी सही मुस्लिम की, उसके अल्फाज का खाली एक थोड़ा हिस्सा रखता हूँ। दफन शुदा खजाना रकात दरियाफ्त होने पर 20% ज़कात है, और उसका कोई निसाब नहीं, जितना मिले उसमें 20% निकाल लो। तो अगर आपने से किसी को मिला हो तो 20% निकाल दे, हो सके तो IRC को लाकर डोनेट करे, ठीक है। तो खैर यार, रकास पर जो खजाने वगैरह निकलते हैं आप उसको ले सकते हो, मसला नहीं है, लेकिन उस पर आपको 20% ज़कात पे करना पड़ेगी, ये उसका जो है मतलब थ्रेशहोल्ड है ज़कात की, और इसमें कोई वो नहीं है, समझिए आप कितना मिले, मैंने मेरे को तो भाई 1 तोला ही मिला, लेकिन वो खजाना है, 20% देना पड़ेगा उसमें, आपने कोई मेहनत नहीं उसके पीछे, ठीक है। 20% उसका वो है, उसका कोई निसाब नहीं है, तो 2.5% से लेकर 20% के बीच में ज़कात है, 2.5, 5, 10 और 20, पूरे आपने देख ली बहर यार, ये ज़कात की अलग अलग मिकदारें हैं जो मैंने आपके सामने पूरी रखी। अब बस मुख्तसर जानवरों की ज़कात देख लेते हैं, ठीक है, ताकि यकीनन हम में से अक्सर लोगों को इसकी ज़रूरत नहीं पड़ती है, बट एक बस नॉलेज के लिए मैं भी सरसरी रख दे रहा हूँ, बहुत सारे इसके डिटेल मसाइल तो मुझे भी नहीं पता है, क्योंकि वही प्रॉब्लम जैसा कि इतने साल का होता, हमको ये नहीं मालूम जानवर कितने साल का कब होता, समझ, ये तो जो लोग खेती बाड़ी करते हैं वो बता सकते हैं, मुँह खोल के, है ना, मुँह खोल के देख लेते हो कितने का है, आप इंसानों को मुँह खोल के नहीं अंदाज लगा सकते, ठीक है। ये सिर्फ और सिर्फ जानवरों के लिए होता है, उसके दांत होते हैं पैदाइशी, लेकिन वो टूट टूट के जब नए आते हैं तो आप पता कर सकते हैं, 2 दाँता, 4 दाँता, 6 दाँता, उसकी एज क्या है, 8 दाँता एज क्या है, बहरहाल ठीक। तो वो लोग कर सकते हैं, क्योंकि हम लोग तो कभी जानवर को नजदीक से देखे भी नहीं, मतलब हमें से अक्सर गौर से कैसा होता है क्या होता है। बट मैं मुख्तसर रख रहा हूँ सिर्फ समझने के लिए, तफसीलात मैं कह रहा हूँ शुरू में जो कहा और अभी भी जो कह रहा हूँ उलमा से आप रुजू करके फतावे जिसको कहते हैं ना, एग्जैक्ट आपका मसला क्या है वो पूछ कर करे तो ज्यादा इंशाल्लाह मैं करूँगा। आइए बस मुख्तसर समझ लेता हूँ जानवरों के अंदर ज़कात क्या है। चार ऊँट से कम में ज़कात नहीं है, चार ऊँट से ज्यादा अगर होते हैं तो 5 से लेकर 24 ऊँटों तक हर 5 ऊँट के बाद 1 बकरी ज़कात देनी होगी। 4 तक कुछ नहीं है, 5th के बाद से लेकर एवरी 5 पर 1 बकरी ज़कात, कब तक? 24 तक। हर 5 के बाद 1 बकरी, 10 2 बकरी, 15 3 बकरी, ठीक है ये उसका आंसर। 25 से लेकर 35 ऊँटों तक 1 साल की ऊँटनी देना पड़ेगी, 25 से लेकर 35 ऊँट है तो 1 साल की ऊँटनी देना पड़ेगी। 36 से लेकर अगर 45 के बीच में ऊँट है तो 2 वर्ष की ऊँटनी ज़कात में देना होगी। बता 124 के आपने निकाल दी बकरियां, फिर 24 से 35 के लिए 1 ऊँटनी 1 साल की, फिर आप समझे ना 36 से लेकर 45 के लिए आप 2 साल की ऊँटनी निकालेंगे, 46 से लेकर 7 ऊँटों तक 3 वर्ष की ऊँटनी देनी होगी जकात के अंदर। 61 से लेकर 75 ऊँट अगर आपके पास है तो 4 साल की ऊँटनी देनी चाहिए। 76 से लेकर 90 ऊँट अगर आपके पास है 2 वर्ष की 2 ऊँटनियां देनी चाहिए। और 91 से लेकर 120 ऊँट तक अगर आपके पास है तो 3-3 वर्ष के 2 ऊँटनियां आपको इसमें जकात में देना है। और 120 से लेकर उससे आगे है तो 120 से ज्यादा तादाद पर हर 40 ऊँटों पर 2 वर्ष की ऊँटनी और हर 50 ऊँटों पर 3 साल की जो ऊँटनी जकात में देनी होगी। याद रखिए कोई शख्स कम निसाब, मतलब निसाब से कम होने के बाद भी अपनी ख्वाहिश से ज्यादा देना चाहे तो इसमें कोई हर्ज नहीं, इसमें कोई हर्ज नहीं। चलिए आगे बढ़ते हैं, क्योंकि मैं क्यों कर रहा हूँ, नहीं जकात तो एग्जैक्ट ही देना, ज्यादा नहीं दे सकते जकात, ज्यादा दे सकते, कम नहीं देना है। याद रखिए जो उससे ज्यादा देना चाहे कोई मसला नहीं। आइए आगे बकरियों का देख लेते हैं, 40 से कम बकरियों में कोई जकात नहीं, ठीक है। 40 से लेकर 120 बकरियों तक जो है जकात जो है 1 बकरी जकात है। 120 से लेकर 200 बकरियों तक याद रखिए 2 बकरियां जकात है। 201 से लेकर 300 बकरियों तक जकात 3 बकरियां जकात है। 300 से ज्यादा हो तो हर 100 बकरी पर 1-1 बकरी जकात में आपको देना होगी याद रखिए। इसी तरह जो है 30 से कम गायों में कोई जकात नहीं है। 30 गायों पर अगर 30 हो जाए आपके, 30 से कम मतलब 29 है तो नहीं है, 30 गायों पर 1 साल का बछड़ा या बछड़ी जकात में अदा करना होगी। 40 गायों पर 2 साल का बछड़ा या बछड़ी अदा करना होगी, बछड़ा बछड़ी दोनों चलेगा लेकिन ऊँटों की जकात में ऊँटनियाँ हैं, मतलब एग्जैक्टली जो बताया गया हदीस में मैं रख रहा हूँ। तो 40 से ऊपर 2 साल के बछड़ा या बछड़ी जो है जकात में देना होगी। 60 गाय अगर हो आपके पास तो 2 बछड़े या बछड़ियाँ जो 2 साल की उम्र की हो वो जकात देनी होगी। और 60 से ज्यादा गायों पर हर 30 के इजाफे पर 1 साल का बछड़ा या बछड़ी और 40 के इजाफे पर 2 साल का बछड़ा या बछड़ी जकात में अदा करना पड़ेगा, ठीक। आगे बढ़ते हैं, जकात जो है जो ऊपर मैं निसाब बताया जानवरों का, इस ताल्लुक से उलमा लिखते हैं कि अगर ये आधे साल से ज्यादा नेचुरल घास पे चरता हो तब ये जकात है, लेकिन जिन जानवरों को आप ही लाकर खिलाते हैं 100% उन पर जकात नहीं है, उनके इनकम पर जकात है। ये वो जानवर है जो रेवड़ है, घूमता फिरता है, चरता फिरता और आता है, जिसको आप खिलाते पिलाते नहीं है, जिसको फीडिंग आप नहीं करते, ये नेचुरल उससे फीडिंग होती है। तो उलमा लिखते हैं निसफ साल से ज्यादा ही नेचुरल फीडिंग पे डिपेंड है तब उनके ऊपर ये जकात है, जिसके ताल्लुक से एक अबू दाऊद की रिवायत है, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम फरमाए हर 40 ऊँटों में जो जंगल में चरने वाले हो, आप नहीं खिलाते उनको जंगल में चरते, अब आपने भैंसे पाल ली आप खिलाते हैं उन पे जकात नहीं, उनकी इनकम पे दूध वगैरह पे जकात होंगी अगर निसाब को पहुंचता है तो, लेकिन भैंसों पे नहीं, क्यों? आप खिलाते हैं, ये रेवड़ नहीं है जिसको आप पालते, समझ आप बात, ठीक है। तो बहरहाल जो आपने फरमाया हर 40 ऊँटों में जो जंगल में चरने वाले हो 2 वर्ष की ऊँटनी जो 3रे साल में हो बतौर जकात अदा करनी होगी। तो ये वो जानवर है जो नेचुरल उससे फीड करते हैं। आइए आगे बढ़ते हैं, वो चीज़ें जिन पर जकात वाजिब नहीं है लेकिन हम लोग सवाल करते हैं उमन इस पे है क्या, इस पे है क्या, इस पे है क्या, वो भी रख दे रहा हूँ ताकि मैक्सिमम क्वेश्चंस इसमें कवर हो जाते। पहला, जाती इस्तेमाल की किसी चीज़ पर जकात नहीं, घड़ियाँ, कपड़े, हाँ अच्छे अच्छे चश्मे, गॉगल्स, कार, बंगलोस, विलाज, एक्स्ट्रा घर, फ्लैट्स, ठीक है, अपने इस्तेमाल के लिए प्लॉट लिया हूँ, फ्यूचर में बनाऊंगा, आज नहीं बनाऊंगा, उस पर भी नहीं है, समझ आ, व्हीकल जितने भी आपने पाले हैं, घोड़े जो आप इस्तेमाल के लिए रखते हैं, शौक से आपने गाय वाल पाल ली, उस पर भी जकात नहीं है, समझ, चूंकि इस्तेमाल की चीज़ें उस पर जकात नहीं है। हाँ उससे कुछ भी इनकम होती है और इनकम 585 ग्राम चांदी के लेवल पर आ जाती है तो उस पर जकात है, वो तो वो रूल याद ही रखिए आप, इनकम होती है और 585 ग्राम सा सिल्वर के बराबर और 1 साल बचती है तो उसमें जकात है, ठीक है। अब हुरैरा रज़ी अल्लाह अन्हु फरमाते बुखारी की रिवायत है मुसलमान पर इसके घोड़े और गुलाम में कोई जकात नहीं, घोड़ा इस्तेमाल की चीज़ थी और गुलाम लोग खरीदते थे, जकात नहीं उसको। खेती बाड़ी करने के लिए जो मवेशी इस्तेमाल होते हैं उस पर भी जकात नहीं, मतलब मैंने खेती के लिए हल जोतने के लिए 50 बैल गाय रखा हुआ उस पर जकात नहीं, क्योंकि उनको खिलाना ही मुझे पड़ता है, हाँ उनकी पैदावार पर जो अगर बचती है एक साल तो उस पे है, लेकिन उन पे नहीं है, बात को आप ध्यान में रख ले। इब्ने खुज़ैमा की रिवायत है, अली बिन अबी तालिब रज़ी अल्लाह एक तवील हदीस का एक हिस्सा बयान करते हैं, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम फरमाया काम करने वाले मवेशियों पर कोई ज़कात नहीं, जिससे आप काम लेते हैं, ठीक। इस तरह सब्जी के ऊपर कोई ज़कात नहीं। हदीस के अल्फाज है, दारकुतनी की रिवायत है, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के तालुक से रिवायत में अल्फाज है, अली रज़ी अल्लाह फरमाते और कहते हैं कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम फरमाए सब्जियों में ज़कात नहीं, ना ही आरियत के दरख्तों में। आरियत के दरख्त वो दरख्त होते हैं जो आप किसी और को दे देते हैं, जिसका फ़ायदा वो उठाता है, क्योंकि वो फ़ायदा उठाता है उसकी ज़कात आपको नहीं देना है। इसी तरह आपने फरमाया 5 वसख 725 किलोग्राम से कम गल्ले में ज़कात नहीं है, ना काम करने वाले जानवरों में और ना ही जबीहा में ज़कात है, ठीक है। और सकरवी कहते हैं कि जबीहा से मुराद घोड़ा और खच्चर गुलाम, मतलब वो चीज़ें जो इस्तेमाल के लिए गाड़ी वगैरह जैसा आज बोलेंगे, उनमें भी ज़कात नहीं, याद रखिए। तो ये चंद वो चीज़ें जिसमें ज़कात नहीं, याद रखिए। अब इसके बाद सारी चीज़ों के लिए जिससे भी आप इनकम हासिल करते, किराए के घर है तो किराए के घर पर ज़कात नहीं, गाड़ियाँ जो किराए पर चलती है टूरिस्ट व्हीकल से आपकी, उस पर कोई ज़कात नहीं। उसकी आने वाली इनकम पर, जो कि अगर आने के बाद 585 ग्राम चांदी के बराबर होती है और 355 डेज बचती है, उस पर ज़कात है। आपकी डेयरी है तो डेयरी के जानवरों पर ज़कात नहीं है, डेयरी से आने वाली इनकम इतनी होती है कि जो 585 ग्राम चांदी के बराबर होती है, जो सालों बचती है, उस पर ज़कात है, समझ रहे हैं बात को, ठीक है। आपने कहीं इन्वेस्ट कर रखा है, इन्वेस्टमेंट चूंकि आपने इन्वेस्ट किया है, ठीक है, वो किसी बिजनेस में, आपको उस इन्वेस्ट पर ज़कात देनी है। आपने किसी को उधार दिया, याद रखिए उस उधार पर भी आपको ज़कात देनी है जो आने वाला है, जो उधार के डूबने का इम्कान है कि अब नहीं मिलेगा, बैड डेप्थ हो गया, उसकी आप ज़कात ना दे। जिस साल मिले उलमा लिखते उस साल 1 साल की ज़कात दे दे। जैसा मिसाल के तौर मैंने आपको ज़कात दिया, 1 साल हो गया आपसे मांगा, आपने नहीं दिया, दूसरे साल आपने इजी ले लिया तो मुझे लगा आप नहीं देते, 2-4 साल बाद आपने ला के दे दिया, तो एक तो मैं जब पे कर चुका था, जब तक उम्मीद थी, जब उम्मीद खत्म होगी मैंने पे करना बंद कर दिया। जिस साल आप ला के देंगे फिर मैं उस साल उसकी ज़कात इंशाल्लाह अज़ीज़ सिर्फ 1 साल की ज़कात दूंगा, चूंकि वो डूबने का इम्कान था और मुझे लगा था पैसा डूब गया, बैड डेप्ट हो गया था। इसी तरह बहुत सारे लोग बोलते हैं कि उधार तो सब पर होता है, तो क्या मकरूज आदमी ज़कात दे? आज के ज़माने की जो उधार है उसको उधार नहीं माना जाएगा, जो कि इतना कॉमन है। मैं 10 लाख का माल लेता हूँ, 10 लाख मेरे उधार है किसी पर, कॉमन है, मतलब ये बिजनेसेस का आजकल टर्म्स इतने कॉमन है कि इसको उधार काउंट भी नहीं कर सकते। उधार उस बोझ को काउंट करेंगे, उस माल को काउंट करेंगे जिसके बोझ तले आप दबे होते हैं, जिसकी फिक्र आपको खाई जाती है। आज उधार एक कॉमन चीज है। फॉर एग्जांपल मैं 10 लाख का माल उठाता हूँ एक कंपनी से, 10 लाख का उधार भी दे चुका हूँ, 10 लाख का स्टॉक भी पड़ा हूँ। ये उधार तो सब पे होता है, इसका कैलकुलेशन कैसे करेंगे आप मालूम? स्टॉक फॉर एग्जाम्पल 100 रुपीज, गोल्ड 100 रुपीज, सिल्वर 100 रुपीज, कैश वगैरह जो भी मेरे अकाउंट में एफडीज वगैरह बॉन्ड्स शेयर्स और जो भी ये सब आपने काउंट किया, लिख लिया, क्या आना है वो भी इंक्लूड कीजिए इसमें, अकाउंट्स बनाइए, मतलब अब क्या आना है, क्या है और क्या आना है एक जगह लिखी, तो ये चीज़ें हैं, सोना चांदी स्टॉक वगैरह वगैरह वगैरह, 1 लाख रुपये या 100 रुपये आना है वो भी आपने सब लिख लिया। अब क्या देना है उसका अलग अकाउंट बनाइए, इनको इतने पैसे देना है, उनको इतना फलान देना है, जो है जो और जो आना है उसमें से जो देना है वो कम कर दीजिए, इसकी ज़कात निकाल दीजिए। ओवरऑल बता रहा हूँ मैं, जैसा कि सोना इतना, चांदी इतना, माल तिजारत इतना स्टॉक में पड़ा हुआ है, इतने पैसे 2 लाख 100 रुपये उधार आना है, फुला इतना करना है, ये इतना करना है, ये इतना करना, लिख लिया, ये इतना मुझे देना है, ठीक है, ये इसको देना है, ये फुला देना है, ठीक है, ये मैंने उधार लेकर किया, समझ रहे बात है, ऐसा उधार जिसको काउंट करने वो लिख लिया, ये पूरा हिसाब किया, ये पूरा किया और ये जो एक्चुअल है उसमें से इसको माइनस करो और उसकी ज़कात निकाल दो। क्योंकि आजकल उतना सिंपल कैलकुलेशन नहीं, बहुत कॉम्प्लिकेटेड हमारे बिजनेस वगैरह होते हैं, तो इसको आप पूरा हिसाब किताब कीजिए और कोशिश कीजिए एक्सेस हो, कम नहीं होना कभी ज़कात। फॉर एग्जांपल 100 थी तो 110 दे दीजिए, को मसला नहीं, जायद में अल्लाह पकड़ नहीं करेगा, एक भी कम हो जाए ना पकड़ हो जाएंगे। आप जोहर की नमाज पूरी पढ़े आखिरी फायदा ही नहीं करते, कबूल होंगी वो 4 रकातें, वापस मुंह पर मार दी जाएंगी हमारे। तो वैसे ही पूरी दो, ज्यादा दो, क्योंकि उससे ज्यादा दे उसको कोई मसला नहीं। ज़कात में भी 30 ही गाय है लेकिन मैं 2 देना चाहता हूँ ज़कात, 2 कौन सा है, मिसाल के तौर पर मेरी ज़कात हो रही है 100 रुपया लेकिन मैं चाहता हूँ 110 दीजिए, पकड़ नहीं है, लेकिन 90 हो जाए ना पकड़ है, तो एक्सेस में जाइए, कमी की तरफ बहरहाल मत जाइए। तो ये बहरहाल चंद अहम नुकात और पॉइंट्स थे जो मैंने मुनासिब और बेहतर समझे आप तमाम के सामने रखूँ, बिलखसूस ज़कात के ताल्लुक से। इंशाअल्लाह अज़ीज़ अगली बार हम कभी मिलेंगे तो सदक़ा फ़ित्र के ताल्लुक से भी हम कुछ देखेंगे, चूँकि ये भी एक किस्म का ज़कात की किस्म है, याद रखिए ये भी एक वाजिब चीज़ है जो हमको देना है, जो कि ईद उल फ़ित्र के वक्त हम देते हैं, उसी से उस ईद का नाम ईद उल फ़ित्र होता है। इंशाल्लाह कभी मौका मिला ہم صدقہ فطر کے تعلق سے آپ کے سامنے میں تفصیلات اور اس کی مسائل رکھنے کی انشاءاللہ عزیز کوشش کروں گا. اللہ رب العزت سے آخر میں دعائیں کہ اللہ سبحانہ تعالی ہم کو اپنے دل کے ساتھ خوشی اور خضوع کے ساتھ زکوٰۃ دینے والا بنائیں. اللہ تعالی ہم تمام کو توفیق دے کہ اپنی زکوٰۃ کو پورا حساب کر کے اس کے حساب سے زیادہ دینے کی ہم کوشش کریں. نہ صرف زکوٰۃ بلکہ فرض زکوٰۃ کے ساتھ اللہ تعالی ہمیں توفیق دے کہ ہم صدقات میں بھی انشاءاللہ عزیز اضافہ کرے. اللہ تعالی ہمارے مالوں میں برکت دے, ہمیں اضافہ کرے. اللہ تعالی ہمارے مال کو پاک کرے. اللہ تعالی ہمیں خرچ کی توفیق عطا فرمائے. جب تک اللہ ہمیں زندہ رکھے ایمان و اسلام پہ, زندہ رکھے خاتمہ ایمان پر ہو. وآخر دعوانا الحمد للہ رب العالمین. سبحان ربک رب العزت عما یصفون وسلام علی المرسلین والحمد للہ رب العالمین. السلام علیکم, میرا نام عبد البصیر ہے. میرا سوال فصل کے تعلق سے, آپ نے کہا فصل جب اگ جاتی ہے اور کاٹ دی جاتی ہے تو اس پہ زکوٰۃ ہے. تو آپ نے کہا ہے کیا 5% جس پہ دینا ہے, جس پہ پانی دے کے آپ فصل اگا رہے ہیں, اور 10% اس پہ دینا ہے جس پہ بارش ہوتی ہے اور اس پہ فصل اگتی ہے. لیکن ہندوستان میں دیکھا جاتا ہے فصل جو ہے 4 مہینے پانی پہ اگتی ہے بارش کے, اور پھر 4 مہینے جو ہے وہ پانی دے کے اس کی فصل نکالتے, جیسا کپاس ہوگی کاٹن ہوگی. تو اس کی زکوٰۃ کیسے دی جائے؟ بھائی نے ایک سوال کیا ہے کہ فصل کے تعلق سے میں نے کہا کہ جو فصل پہ قدرتی بارش سے وہ ہو جاتی ہے وہ فصل 10% دینا ہے. جو فصل پہ ہم محنت کرتے ہیں پانی کے لیے, ٹیوب ویل ہو سکتا ہے, بور ہو سکتا ہے, کنواں ہو سکتا ہے, کینالس ہو سکتا ہے, یا پانی کے لیے چارجز پے کرتے ہیں جسے آتا ہے, اس کے لیے 5%. تو اب بھائی کا سوال یہ تھا کہ 4 مہینے ہندوستان میں بارش ہوتی ہے, باقی ٹائم فصلوں کو بارش نہیں ہوتی تو پانی دیا جاتا ہے, تو کیا ہوں؟ تو دیکھیے جو فصلیں میجورٹی جسو کہیں گے زیادہ سے زیادہ, یا جسو کہیں 100% نیچرل واٹر پہ, جیسا ندی بازو جاری آپ نے ایک اندر لے لیا, ظاہر سی بات ہے اس کو آپ سال بھر کیا ہمیشہ آپ نیچرل پانی سے سینچ رہے ہیں, یا کچھ جگہ ایسا ہوتا ہے نمی ہوتی ہے ماحول میں, نمی وہ نمی سے جو ہے فصلیں اگ جاتی ہیں, ٹھیک ہے, کنٹینیوسلی ہیومڈ ہوتا ہے تو وہاں بھی ضرورت نہیں ہے. لیکن ایسی فصلیں جہاں خود سے پانی بھی آ رہا اور پانی دے بھی رہے, تو اس کو آپ 5% میں کاؤنٹ کریں, چونکہ جیسی آپ نے قدرتی اس سے ہٹ کر اپنے طرف سے کچھ لگایا تو وہ معاملہ ہٹ جائے گا, ٹھیک. اس میں کچھ علماء کی رائے ہے کہ میجورٹی مطلب سمجھ لیجئے زیادہ تر نیچرل اس سے ہوتا ہے تو پھر اس کو 10% میں کاؤنٹ کیا جائے گا. بہت کم کبھی ہوتا ہے کہ دینا پڑتا ہے, سال میں ایک بار لا کے دینا پڑا آپ کو پانی, لیکن 999 بار تو آپ کو کچھ نہیں کرنا پڑا, تو بھی ظاہر سی بات ہے 1% کے لیے تو آپ پورے کو نہیں نکالیں گے, آپ 10% ہی دیں گے. سمجھ جائے بات کو. ایسا ہوتا ہے کہ میجورٹی آف ٹائم پانی دینا ہی پڑتا ہے. جیسا میں جانتا ہوں آج کل تو فصلوں کو پانی نیچرل پانی ہوتا ہی کہاں ہے, لوگ خرید کے ہی دیتے ہیں یا اسٹاک کرنا پڑتا ہے, بلکہ چھوٹے چھوٹے پاؤنڈس آج کل بنانا پڑے لوگوں کو, تو ظاہر سی بات ہے اس کے لیے کافی پیسہ خرچ ہوتا ہے. تو وہ اندازہ لگائے کہ میرا میجورٹی کیا حصہ ہے, اور اس کے اعتبار سے وہ طے کر لے کہ نہیں میجورٹی نیچرل ضرورت نہیں ہے, کبھی کبھار لیتا ہوں, اور زیادہ تر میں خرید کے لیتا ہوں, کبھی کبھار نیچرل ہوتا ہے. جیسا 4 مہینے نیچرل بارش, لیکن 8 مہینے کچھ بھی نہیں ہے, آپ خود پانی دے رہے, تو ظاہر سی بات ہے اس معاملے میں آپ 5% کا معاملہ رکھیں گے. اور جہاں 100% پانی آپ کو مل رہا ہے, جیسا کہ جس علاقے میں آپ پانی خرید رہے ہیں کوئی اور ہو سکتا خرید نہیں رہا ہو, کیوں تو اس کا بالکل ندی سے بازو ہو کے تو وہ 10 دیں گا, اور آپ ندی سے تھوڑا دور ہے جس کی وجہ سے آپ کو موٹر وغیرہ سب کرنا پڑے تو آپ 5% دیں گے. تو یہ آپ کو بہرحال طے کرنا ہوگا. اور بھی اس میں ایگزیکٹ پریسائز یعنی ایسا بالکل ہے تو پھر آپ اسکالرلی اوپینین لیجیے علماء سے کہ ہمارا کھیت ایسا ہے, اس میں یہ ہے, کھلا ہے, تو ہو سکتا ہے. لیکن میں یہ کہوں گا میجورٹی زیادہ تر کو دیکھا جائے گا کیا ہوتا ہے, اس کے اعتبار سے انشاءاللہ عزیز آپ فیصلہ کریں. السلام علیکم شیخ. گھر کے اندر اہلیہ امی اور اپنے جو بھائی بہن ان کے مسز رہتے, ان کا سب کا گولڈ ملا کے یہ کرنا پڑے گا زکوٰۃ, کیا صرف یہ ان کے پرسنلی ایک ایک ایک 8.5 تولہ ہونا چاہیے, اس کا کیا مسئلہ رہے؟ ہاں جوائنٹ فیملی. بھائی نے ایک سوال کیا کہ اگر جوائنٹ فیملی ہو, بھائی وغیرہ رہتے, ابا بھی ساتھ ہے, تو سب کے گولڈ ملا کر دیا جائیں گی زکوٰۃ یا الگ الگ؟ یا اس کو ایسا بھی لیں ہم جوائنٹ فیملی اور بزنس ایک ہو, سونا ہی کیوں لیتے ہیں, بزنس ایک ہو سب کا, تو اس میں کیسی زکوٰۃ دیں؟ تو یاد رکھیے زکوٰۃ کے لیے ملکیت مالک ہونا شرط ہے. جس چیز کا میں مالک ہوں اس کی زکوٰۃ دی جائیں گی. یہ بات میں کیوں کہہ رہا ہوں, بہت ساری بار ہندوستان کے ماحول میں سونے کے تعلق سے بڑا مسئلہ ہوتا ہے. سونے کے تعلق سے مسئلہ یہ ہوتا ہے کہ ایک عورت کا جب نکاح ہوتا ہے تو سسرال کی طرف سے کچھ سونا دیا جاتا ہے یا چڑھایا جاتا ہے, بہرحال جو بھی الفاظ آپ لوگ بولتے ہیں سونا چڑھائے, بہرحال چڑھاتے یا دیتے جو بھی ٹرمز یوز ہوتا ہے تو دیتے ہیں. تو سسرال سے آتا ہے تو میں کسی بھی لاتی ہوں اپنی والد کی طرف سے, والدہ کی طرف سے. لیکن ایک پرابلم وہاں پر سونے کے تعلق سے یہ ہے, وہ زیورات کا کبھی اس خاتون کو مالک نہیں بنایا جاتا ہے. والد اپنی ملکیت کے دعوے دار رہتے ہیں اور ادھر سسرال والے بھی اپنی ملکیت کے دعوے دار رہتے ہیں. कभी ऐसा होता है कि ससुराल वाले वो जो जेवर दिए शादी में निकाल लेते हैं और अपनी बेटी को दे देते हैं, मतलब इसकी ननद को दे देते हैं, बोलते हमने तुमको शादी के लिए दिए थे। तो मिल्कियत होना जरूरी है। तो समझ लीजिए अगर आपकी ज्वाइंट फैमिली में सोना मिल्कियत है, मतलब डिफाइंड है ये अब्बा का सोना, मतलब अम्मी के लिए जो उन्होंने किया, ये सोना भाई का है मतलब भाभी के लिए जला, ये सोना मेरी बीवी का है और वो मालिक है हम उस सोने के, तो अगर हम मालिक है तो ये मुश्तरका सोना नहीं, अलग अलग है, सबको निसाब तक पहुंचना है, इसलिए कि सबकी मिल्कियत अलग है। लेकिन अगर मिल्कियत कॉमन है, मिल्कियत कॉमन मतलब अब्बा ने सोना लाए या अब्बा के पास आधा किलो सोना था या एक किलो सोना था और वो सब भाओं को देते हैं, लेकिन ले लेते हैं, फिर देते हैं, फिर ले लेते हैं, कभी तोड़ा देते, कभी बेच देते, जरूरत पड़ने पर घर बनाने को बेच दिए, प्लॉट बनाने को बेच दिए, बिजनेस के लिए बेच दिए, इसका मतलब यह सोने के मालिक अब्बा है, वो पहनने देते हैं भाओं को, तो लिहाजा फिर इसकी ज़कात सिर्फ अब्बा देंगे। लेकिन अगर वो बोलते मेरे में ताकत नहीं देने की, तुम सब मिलके दो, तो सब मिलकर भी वो ज़कात चुका सकते हैं। तो डिपेंड है मिल्कियत पर, मालिक कौन है उस सोने का, मिल्कियत के एतबार से ज़कात का मामला होगा। तो अगर आपके घर में भाई की मिल्कियत डिफाइंड है, बड़े भाई की, छोटे भाई की, अम्मी की, अब्बा की, तो फिर यहाँ मालिक के एतबार से, समझा, मिल्कियत के एतबार सबको देना है, मुश्तरका नहीं। लेकिन अगर सोना कॉमन है जो अब्बा ने दिया सबको पहनने के लिए और वो पहनते हैं, तो जाहिर सी बात है फिर सब मिलकर उसकी ज़कात निकालेंगे और कॉमन गिना जाएगा। यही मसला हो सकता है जब फैमिली बिजनेस हो, डिफाइंड नहीं, मतलब सब एक गले बैठते हैं, सब उससे फायदा उठाते हैं लेकिन किसी एक का नहीं, तो ऐसे मामले में भी ज़कात मुश्तरका दी जाएगी, मतलब पूरे बिजनेस की ज़कात बिजनेस से निकाली जाएंगी, कोई एक फर्द से नहीं। मिसाल के तौर पर कंपनी अकाउंट है, उससे पैसा होता है, कंपनी की ज़कात काउंट हुई कि भाई कंपनी ज़रा 2, 4, 5, 10 लाख निकल रही है और वो ज़कात कंपनी के अकाउंट से लेके दे दी गई सबकी तरफ से, जबकि कंपनी मुश्तरका है, डिफाइंड नहीं है, अलग अलग किसी के वो नहीं है कि भाई इनका इतना, इनका इतना है, सब आते भाई, सब बैठते हैं, सब गले बैठते हैं, जरूरत पड़ने पे सब अपना अपना निकाल लेते, लेकिन मिल्कियत डिफाइंड नहीं है, अब्बा चलाते नहीं, हालांकि वो मालिक है ऑन पेपर। कभी ऐसा भी होता है हमारे माहौल में, हिंदुस्तान में हम लोग टैक्सेस बचाने के लिए मिल्कियतों को बांट देते हैं, जैसा कि घर बीवी के नाम पे ले लिया, लेकिन एक्चुअल बीवी को दिया नहीं, नाम पे लिया, क्यों, ताकि टैक्स बचाए। तो यहाँ मालिक वो आदमी होगा जिसने वो घर लिया एक्चुअली, जिसके नाम पर है वो मालिक नहीं हुआ, तो लिहाजा ज़कात कौन देगा, जो उसका एक्चुअल मालिक है, नाम पर किसके, उससे नहीं। जैसा कि बीवी को शौहर ने जेवर दिलाया लेकिन क्या बोला कि बेगम जब जरूरत पड़ेगी मैं ले लूंगा ये, तो मालिक बीवी नहीं हुई, मालिक शौहर हुआ। बीवी कब मालिक हुई, जब उसको मुकम्मल इख्तियार हो खरीदने और बेचने का, लेने और बदलने का, वो भी फिर मालिक, समझ रहे आप। तो बहरहाल हमारे पास ये चीज डिफाइन नहीं होती, तो लिहाजा मिल्कियत पर है, तो मिल्कियत जिसकी वैसा होगा। तो मुश्तरका बिजनेस मैंने बता दिया कैसा करेंगे आप, सोने का भी बहरहाल ऐसा हो सकता है, डिपेंड नहीं है मालिक पे। लेकिन अगर मिल्कियत सबकी अलग अलग है, बिजनेस कॉमन है, लेकिन भाई के 50% शेयर से एक भाई के 25 है, अब्बा के 5% है, तो फिर वो परसेंट के हिसाब से ज़कात दी जाएंगी। लेकिन डिफाइंड नहीं है, सब एक ही गल्ले बैठते हैं, खाते हैं, पीते हैं, निकालते हैं, तो फिर बिजनेस से ज़कात निकाल के एक साथ इंशाल्लाह मुश्तरका दी जाएंगी। याद रखिए, भाई ने एक सवाल किया कि जो बिजनेस होता है उसके अंदर स्टॉक पर ज़कात देना है नहीं देना है। तो देखिए, बिजनेस के स्टॉक पर विथ प्रॉफिट ज़कात देना है, मतलब स्टॉक कितने का आया उस पर ज़कात नहीं है, स्टॉक कितने में बिकेगा उस पर ज़कात होंगी। तो फॉर एग्जांपल, आपने बिजनेस के लिए माल लाया, जिस माल की कॉस्ट है 100 रुपीज़, जो कि लैंडिंग कॉस्ट है उसकी, लेकिन उसको प्रॉफिट ऐड कीजिए आप, जो भी आपका होता है 20%, 25, 30, 35, 40, 45, 100, 200, 300%, अलग अलग बिजनेस के अलग अलग प्रॉफिट रेंज होते हैं, ठीक है। तो आप वो प्रॉफिट रेंज ऐड करके ज़कात निकालेंगे। फॉर एग्जांपल, आया 100 में लेकिन 300 रुपीज़ की उसकी कॉस्ट है सेलिंग, तो सेलिंग के हिसाब से होगा। जैसा मैं कंस्ट्रक्शन का बिजनेस करता हूँ, मैंने ज़मीन खरीदी, फ्लैट्स बनाए, फ्लैट्स की मेरी मतलब कंस्ट्रक्शन कॉस्ट है 20 लाख, लेकिन सेल होता है 1 CR, 2 CR, 3 CR, तो ज़कात दी जाएंगी 1 CR, 2 CR, 3 CR पे, 60 मतलब 20 लाख पर नहीं दी जाएंगी, समझ रहे हैं बात को। तो जो स्टॉक होता है, स्टॉक की ज़कात स्टॉक पे प्रॉफिट ऐड करके दी जाएंगी। अब एक क्वेश्चन ये भी आ सकता है, स्टॉक तो वेरी होता है, आज 10,000 का है, कल 20 का है, कल परसों 1 लाख का है, परसों 2 लाख का है। तो इस पे जो उलमा का ओपिनियन है, उनका मशवरा है, वो ये है कि एवरेज स्टॉक क्या होता है साल भर वो निकाला जाएगा। फॉर एग्जाम्पल, 10 लाख का माल, 50 लाख का माल महीने में बेचता हूँ, लेकिन 5 लाख का होता है जो साल भर पड़ा होता है, किसी भी वक्त इतना तो होता है, जैसा कि ऑफ सीजन में 5 लाख का होता है, ऑन सीजन में 10 लाख का होता है, लेकिन 5 से कम कभी नहीं होता, तो फिर 5 लाख की ज़कात दी जाएंगी। 5 लाख बोले तो आप समझे ना, वो प्रोडक्ट कॉस्ट प्लस प्रॉफिट मिलाकर मैं बोल रहा हूँ ये बात, तो 5 लाख की, तो एवरेज निकाले और एवरेज पे ज़कात दे। जैसा कि मेरे दुकान में 10 लाख की किताबें साल भर रहती है, तो मैं 10 की दे दूंगा, 15 की तो रहती है, 25 की भी रहती है कभी, लेकिन मिनिमम 15 का तो होता ही है, जो मेरा है, बहरहाल वो कर सकते हैं। और बिजनेस में प्रॉफिट مطلب زکوٰۃ پورے چیزیں کاؤنٹ کر کے جو دین آنا ہے وہ کاؤنٹ کر کے جو دینا ہے وہ نکال کے حساب کیا جاتا ہے زکوٰۃ کا. جیسا کہ 10 لاکھ روپیے میرے پاس ہے جس پہ زکوٰۃ واجب ہے, 5 لاکھ کی ادھار ہے, تو 10 میں سے 5 کم کر کے زکوٰۃ ہوں گی 5 لاکھ کی. تو اس کو آپ کیلکولیٹ کریں, اس کا ایک خانہ بنائیں کیا ہے اور کیا آنا ہے اور کیا دینا ہے, کیا ہے اور کیا آنا میں سے کیا دینا ہے کٹ کر دیجیے, ان شاء اللہ عزیز جو اماؤنٹ آئیں گی اس پہ 2.5% آپ کو ان شاء اللہ زکوٰۃ دینا ہے. تو اسٹاک پر بھی یاد رکھیے زکوٰۃ ہے, یہ کمپنی کا ہو سکتا ہے, شو روم کا ہو سکتا ہے, ڈیلر کا ہو سکتا ہے, آپ کے گھر میں ہو سکتا ہے یا آپ کے کچھ بھی بہرحال ہو سکتا ہے, وہاں اسٹاک ہے تو اس پہ آپ کو زکوٰۃ دینا ہے. بھائی نے ایک سوال کیا کہ نقلی بال لگانا چونکہ شریعت میں حرام ہے, اللہ کے رسول صلی اللہ علیہ وسلم لعنت بھیجے, تو ہیئر ٹرانسپلانٹ کرانا کیسا ہے؟ دیکھیے نقلی بال لگانا اور ہیئر ٹرانسپلانٹ میں فرق ہے. اس میں علماء کا فتویٰ یہ ہے کہ اگر ہیئر ٹرانسپلانٹ آپ کے ہی بال نکال کے آپ کے ہی سر میں لگائے جا رہے ہیں تو پھر اس میں دھوکہ نہیں ہے, یہ جائز ہے. ہیئر ٹرانسپلانٹ میں کیا ہوتا ہے, ہیئر نیچرلی لگائے جاتے ہیں اور وہ گرو بھی کرتے ہیں, جیسا جھاڑ لگائے جاتے تو خود لگ کے اگتا ہے نا, ویسا کیا جاتا ہے, گرو بھی کرتے ہیں, مطلب کلسٹر آف ہیئرس نکالے جاتے ہیں آپ کے دوسرے پارٹ میں سے سر کے, اور وہ کلسٹر آف ہیئر دوسری جگہ الگ الگ لگائے جاتے ہیں, پھر وہ دھیرے دھیرے بڑھنا شروع ہو جاتے ہیں. تو اس میں علماء کہتے ہیں اگر آپ کے ہی بال ہو اور آپ کے ہی سر میں لگائے جا رہے ہوں, ٹھیک ہے, آپ کے سر کے حصے میں لگائے جا رہے ہوں اور وہ نیچرلی اگتے ہو, تو اس میں دھوکہ کہیں بھی نہیں, آپ کے بال اوریجنل بال ہیں, سمجھ رہا. لیکن اس میں کوئی پوچھے کہ آپ کے بال ہیئر ٹرانسپلانٹ کرائے ہوئے تو آپ کو بولنا پڑے گا ہاں ٹرانسپلانٹ کرائے, لیکن ویک نہیں ہو سکتا. آپ یہ بول رہے نہیں میں ویک کو بولوں گا ہر جگہ میری ویک ہے میری ویک ہے, نہیں, ویک میں آپ کس کس کو بولیں گے, دیکھنے والا دھوکے میں ہے نا. تو اگر ہیئر ٹرانسپلانٹ میں آپ کے ہی بال لے کر آپ کے ہی سر میں لگائے جا رہے ہیں جو کہ نیچرلی اگیں گے تو علماء نے کہا ہے جائز ہے, لیکن آپ کے بال لے کر جو ابھی ہے ہو سکتا ہے بعد میں چاہیے یا لمبے کر رہے ہیں جہاں تک ہے پھر اس کو کاٹ کے وہاں لگا رہے جہاں نہیں ہے ویک بنا کے, وہ جائز نہیں ہوگا, ویک جائز نہیں ہے. لیکن آپ کے ہی بال اگر ٹرانسپلانٹ کرائے جاتے ہیں انشاءاللہ تو پھر اس میں انشاءاللہ عزیز وہ لعنت کا مستحق نہیں ہوں گا, وہ درست اور جائز ہوں گا انشاءاللہ. بھائی نے ایک سوال کیا کہ انہوں نے ایک پلاٹ لیا اور یہ سوچا کہ بعد میں انشاءاللہ عزیز اس پلاٹ کو بیچ دوں گا, ٹھیک, تو یا طے نہیں کیا نیت کی کیا کروں, بیچوں گا یا رکھوں گا, تو اس معاملے میں کیا ہے؟ دیکھیے جب آپ کوئی چیز خریدے تو آپ کی نیت واضح ہونا ضروری ہے, انما الاعمال بالنیا, اعمال کا انحصار نیتوں پر ہے, تو لہٰذا آپ کو نیت تو طے کرنا ہوں گی بیچنا ہے یا رکھنا ہے. اگر آپ یہ سوچتے ہیں کہ میں اس کو رکھ لوں گا ریٹ آئے تو بیچ دوں گا, تو یہ نیت بیچنے کی مانی جائیں گی پوری نیت, اور اگر آپ یہ سوچتے ہیں نہیں میں اس کو رکھ لوں گا بیچنے کا کوئی ارادہ نہیں ہے تو پھر آپ کی رکھنے کی نیت مانی جائیں گی, لیکن اس میں اللہ کو دھوکہ دینے کا امکان نہ چاند نہیں, ابھی نیت کر لیتا لیکن بعد میں بیچ دوں گا تو نیت بیچنے کی چاہیے. ایسا بھی لوگ کرتے ہیں کہ ابھی نیت پہ ہے نا سب, تو نیت کیا کر کے لو, نہیں بیچنا ہے نہیں بیچنا ہے, لیکن اندر دل کیا بول رہا ہے بیچنا ہے بیچنا ہے بیچنا ہے, تو اللہ تعالیٰ بھیا وہ دیکھتا جو اندر ہے ایک دم, تو لہٰذا بیچنے کی نیت ہے. تو آپ کو اپنی نیت کو کلیئر کرنا ہوگا. میں نے ایک پلاٹ لیا جو نیت تھی میں اپنے لیے رکھوں گا, جب تک میں نے اپنے لیے رکھوں گا سوچا تھا تب تک زکوٰۃ نہیں ہے, پھر میں نے سوچا غریبی مصیبت مشکلیں بیماریوں کی وجہ سے یا کچھ وجہ سے ایسا لگا کہ بیچ دینا اچھا ہے یہیں رہنا اچھا بنا لوں گا, تب بیچنے کی نیت کرنے کے بعد جب ایک سال ہو جائے گا تو اس پہ زکوٰۃ شروع ہو جائیں گی, یاد رکھیے. لیکن بیچنے کی نیت کیا, 2 مہینے میں بک گیا پورا پیسہ آیا گھر بنا لیا تو اس پہ کوئی زکوٰۃ نہیں ہے, سمجھے آپ. اب میں نے ایک پلاٹ بیچنے کی نیت سے لیا تھا, 4 سال تک میں نے نیت بیچنے کی رکھی, 4 سال تک زکوٰۃ دی اس کی, اور اس کے بعد میں نے سوچا اب نہیں بیچنا ہے تو کوئی مسئلہ نہیں, اس کی زکوٰۃ جو دی آپ نے درست کیا, اب آپ نہیں بیچیں گے اس کو, ٹھیک ہے. مطلب یہ نہیں کہ آپ بولیں گے 4 سال کی زکوٰۃ واپس لے لوں اس لیے کہ میں نے, یا پھر ابھی جو زکوٰۃ جاری اس میں سے کم کر لوں اس لیے کہ میں نے, نہیں, وہ جو گئی وہ ہو گیا ختم, یاد رکھ. میں یہ کیوں کہہ رہا ہوں, بہت ساری بار لوگ پلاٹ کے تعلق سے غلط فہمی رکھتے کہ بکیں گا تو کیا کریں گے جب دیں گے 1 سال کی, نہیں یہ غلط ہے. جب بکنے کی نیت سے آپ کے پاس ہے آپ کو اس کی زکوٰۃ دیتے رہنا, یاد رکھیں, جب تک کہ آپ کے پاس وہ پلاٹ ہے آپ کو تب تک اس کی, یاد رکھیں, زکوٰۃ دینا ہے. بہت سے لوگ بولتے ہیں نہیں اب پلاٹ ہے پیسہ کہاں ہے بس کیش, تو بیچ کے دو پلاٹ کے اندر سے ایک حصہ. تو آپ اپنے لیے شریعت کو نہیں بدل سکتے, یاد رکھیں. تو لہٰذا نیت کو ڈیفائن کیجیے, اور کوئی بھی چیز جو بیچنے کی نیت سے لیے گی اس میں میں وہ بھی شامل کرتا ہوں, حج کی نیت سے پیسہ جمع کروں تو کیا اس پہ بھی زکوٰۃ دوں, ہاں دینا پڑے گا. بچی کی شادی کے لیے پیسہ جمع کر رہا ہوں کیا زکوٰۃ دوں, ہاں اگر نصاب کو پہنچتا دینا پڑے گا. بیماری ہے مجھے میں پیسہ جمع کرتا تاکہ اس میں لگاؤں, ٹھیک ہے, لیکن وہ نصاب سے زیادہ پہنچتے زکوٰۃ دینا پڑے گا. یہ الگ بات ہے کہ اگر بیماری کے لیے ہی آپ کا پیسہ نہیں آپ مانگ کر لیتے ہیں تو مانگے ہوئے پیسے پہ پھر زکوٰۃ دوں گی, چونکہ وہ خود کسی کا دیا ہوا آپ کی مدد کے لیے, وہ ایک الگ شکل ہے. جیسا ادارے تنظیم ہوتی ہے وہ زکوٰۃ جمع کرتے ہیں, ان کو زکوٰۃ نہیں دینا ہے اس کی, اس لیے کہ آلریڈی وہ زکوٰۃ کا پیسہ, ٹھیک ہے. تو بہرحال آپ کو نیت اپنی کلیئر کرنا ہوگی اور نیت کے حساب سے پھر بہرحال کام کرنا ہوگا, اس لیے کہ نیت بڑی اہم ہے, یاد رکھے. تو کلیئر کر لیجیے بیچنا ہے رکھنا ہے, اس کے بعد ان شاء اللہ بات طے کی جا سکتی ہے. بھائی نے سوال کیا کیا پلاٹ کے معاملے علماء کا کچھ اختلاف ہے؟ نہیں اس میں کوئی اختلاف نہیں, یاد رکھیے علماء کہ جو بھی چیز نصاب کو پہنچتی ہے اور سال بھر آپ کے پاس باقی رہتی ہے جو آپ کے استعمال سے زیادہ ہے اس پہ زکوٰۃ دینا ہے, مطلب بیچنے کی نیت سے جو ہوتی ہے, اس میں کوئی اختلاف نہیں. ہاں کچھ لوگ اختلاف کرتے ہیں اور کچھ لوگ ان سے فتویٰ لے کے اپنا زکوٰۃ بچانے کے لیے خاص طور سے پلاٹنگ میں کرتے, چونکہ پلاٹس کا کیسا ہوا 10,000 کے پلاٹس 1-1 کروڑ میں ہو گئے, تو اب کہاں دل بولتا ہو تو بیچنے کے بعد دے دینا. ارے میرے بھائی لیکن اگر دینے سے پہلے مر گئے اور بچوں نے بانٹ کے کھا گئے اور نہیں دیے تو جیسے آپ کی نیت پھسل رہی ان کی اور پھسل گئی تو ابا کا ابا دیکھیں گے نا جہنم میں, اپنے کیا کرنے کا ہے ان کی زکوٰۃ دے کر. نہیں میں 5 سال تک رکھوں گا, جب 5 کروڑ ریٹ ہوں گا جب دوں گا, جب 5 کروڑ ریٹ ہوں گا تو حساب لگاؤں گا, پہلے سال 1 کروڑ, دوسرے سال 2 کروڑ ریٹ ہوا, تیسرے سال 3-4, پھر نکال دوں گا. لیکن آپ کی زندگی نہیں بچی جب تک آپ گناہ گار ہے, اگر آپ مر گئے تو ایک گناہ کبیرہ کے ساتھ مریں گے کہ زکوٰۃ ادا نہیں کی آپ نے, سمجھ رہے ہیں؟ تو لہٰذا ویسا مت کیجیے, اس میں سے نکالیے ادھار لے کے دیجیے. میں تو بولتا ہوں گاڑی بیچ کے دیجیے, پھر اپنی گاڑی بیچ دیجیے, اپنا جو گھر رہتے ہیں اس کو بیچ دیجیے نا, پلاٹ اتنا محبوب ہے آپ کو اور اتنا فائدہ دے رہا ہے تو آپ زکوٰۃ بھی تو دیجیے اس کی, تو آپ کو دینا ہے, اس میں اختلاف نہیں. لوگ اختلاف کرتے ہیں, جو بھی مال تجارت کا ہو سال بھر آپ کے پاس پڑا ہو اور نصاب کو پہنچتا ہو تو آپ کو اس کی زکوٰۃ دینا ہی ہے, اس میں کوئی اختلاف نہیں ہوگا. بھائی نے سوال کیا کہ اگر بی سی وغیرہ یا آدمی پیسہ جمع کرتا ہے اس پہ زکوٰۃ کیسی دیں گے جو سیونگس نکال کے رکھتا ہے؟ تو دیکھیے مثال کے طور پر آپ نے 5,000 روپے مہینہ بھرتے ہیں, آپ 5,000 روپے جب ڈالے تو یہ تو نصاب کو نہیں پہنچا, نصاب نہیں ہوا نا, لیکن آپ کے دوسرے سیونگس دوسرے بینک اکاؤنٹس اور وغیرہ ملا کے پہنچتا ہے تو آپ کو اوور آل کاؤنٹ کرنا ہے. آپ سمجھ رہے ہیں یہ بات کو, آپ اس کو الگ الگ کاؤنٹ مت کیجیے, پلاٹ بانڈ شیئر ایف ڈی یہ اکاؤنٹ کا کیش الگ اور بی سی کا کیش الگ, نہیں, چونکہ یہ ساری چیزیں کیش سے متعلق ہیں سب کو ایک ساتھ کاؤنٹ کیا جائیں گا, اس میں نصاب نہیں ہے کوئی, سمجھ رہے ہو؟ ایک اکاؤنٹ میں 5,000 ہے, ایک اکاؤنٹ میں 10,000 ہے, بی سی میں 5,000 ڈالا, ان کو 10,000 دیا ہوا, ان کو 15, یہ سب ملا کے ایک نصاب بنے گا ٹوٹل 50,000 جو کہ ہو جاتا ہے نصاب سے اوپر. لیکن آپ بولتے باقی کچھ بھی نہیں بھائی, بی سی چھ میں خود بی سی پہ میرا ڈپینڈ ہے, 5,000 ڈالا تو نصاب کو نہیں پہنچا, اگلے مہینے 5 ڈالا تب بھی نہیں پہنچا, 585 grams آف سلور تک پہنچنا ہے. آپ سمجھ لیجئے وہ سمجھو اور 30,000-35,000 روپے سمجھ, 30,000 روپے ہو رہا ہے, 35,000 روپے, 35,000 روپے کب ہوں گے؟ 7ویں مہینے میں آپ کے, ہے نا؟ اب 7ویں مہینے سے بی سی کب اٹھ رہی ہے آپ کی؟ 10 نمبر کے بعد, تو مطلب 3 مہینے بعد اٹھ جائیں گی, یا پہلے اڑ گئی تھی ایڈوانس, آپ دیر جب پہلے اڑ گئی تو وہ تو ادھر ہے آپ پر وہ پیسہ, ہے نا؟ لیکن سمجھ لیجیے آپ کا نمبر 10واں تھا 12واں تھا, اب آپ کو اس کے دور کتنے شیئر بھرے آپ نے؟ 5-6-7 شیئر بھرے, تو 5-6-7 شیئر بھرنے کے بعد وہ نصاب کو پہنچا, تو اگر یہ 1 سال تک وہاں رہتا ہے تو زکوٰۃ ہے, ورنہ اس پہ زکوٰۃ نہیں. آپ سمجھیے سال ہونا ضروری ہے نصاب کو پہنچنے کے بعد, سمجھے آپ؟ تو آپ ہو سکتا پھر 10ویں نمبر ملا آپ کو پیسہ ملا آپ نے پورا خرچ کر دیا تو کوئی زکوٰۃ نہیں, سمجھے آپ؟ لیکن آپ نے بیچی ڈالی, 7ویں مہینے میں آپ کا نمبر 35,000 ہو گیا آپ کے, وہ ہو گئے جو نصاب کو پہنچ گیا, اس کے بعد آپ کو 1 لاکھ ملے, وہ 1 لاکھ اٹھا کے آپ نے رکھ دیا, سمجھا؟ تو پھر آپ کو یہاں سے 35,000 جب ہوئے تو 1 لاکھ اگر 1 سال تھا تو اس کو پھر 1 سال گزرنے کے بعد آپ کو پورے 1 لاکھ روپے کی زکوٰۃ دینا پڑیں گی, یاد رکھیں, ٹھیک ہے؟ تو لہٰذا اس معاملے میں ایسے ہی ہوں گا, اور باقی ساری چیزوں میں یاد رکھیے آپ, گولڈ سلور اناج جانور کی زکوٰۃ الگ الگ ہے, لیکن باقی ساری چیزیں کیش ریلیٹڈ, شیئرس کیش ریلیٹڈ ہے, بانڈس کیش سے ریلیٹڈ ہے, ایف ڈیز کیش سے تعلق ہے, بینک میں جو ایکسٹرا پیسے ہوتے ہیں نا, کبھی کچھ بینک کے اکاؤنٹ 10,000 سے کھلتے ہیں, 50,000 سے کھلتے ہیں, کچھ بینک کے اکاؤنٹ منیمم آپ کو 1 لاکھ رکھنا پڑتا ہے, سٹی بینک میں منیمم اکاؤنٹ سیونگ 1 لاکھ میں کھلتا ہے, اس سے کم میں نہیں کھلتا ہے, تو 1 لاکھ آپ کا منیمم ہے, تو یہ سب کاؤنٹ کرنا, ابھی وہ نہیں, وہ تو کھپے ہوئے ہیں پھنسے ہوئے نکلتے نہیں, سیونگ ایکسٹرا ہے پڑے رہتے ہیں پورا سال بھر, تو آپ کو اس پہ کیا کرنا پڑے گا, اس کو کاؤنٹ کر کے, ایف ڈی کاؤنٹ کر کے, باؤنڈس ہے آپ کے, شیئر سے کیش ہے, بچوں کے پاس کیش ہے, بچوں کا کیش جو آپ کا ہی ہے لیکن بچوں کے نام سے رکھا ہے, یہ سب کو اکٹھا کر کے ایک ساتھ ملا کے زکوٰۃ نکالنا, ہیلے بہانے نہیں بنانا چاہیے زکوٰۃ کے معاملے میں, دل کھول کے اور صحیح انداز سے اس کو دینے کی ہم نے کوشش کرنا چاہیے. جی کسی نے سوال کیا, ذاتی مکان ہے لیکن مکان مالک خود کرائے کے گھر میں رہتے ہیں, وہ مکان بیچنا ہے, ایک ہو چکا ہے لیکن مکان نہیں بک پایا تو کیا زکوٰۃ ہے؟ دیکھیے ذاتی مکان ہے لیکن وہ بیچنا ہے, اور مکان جس کا کرائے گھر میں رہتے ہیں تو وہ مکان لیکن ابھی بک نہیں رہا ہے تو کیا اس پہ زکوٰۃ ہے؟ ہاں, آپ نے جس دن نیت کی تھی کہ اس مکان کو بیچنا ہے تب سے لے کر اگر اس پہ 1 سال گزر گیا اور وہ مکان کی قیمت نصاب کو پہنچ گئی, اور ظاہر سے تو پہنچتی, کتنا بھی سستا مکان رہو نصاب کو پہنچ جاتا ہے, ٹھیک ہے, تو نصاب کو پہنچتی ہے اس کی قیمت, تو آپ کو ہر سال اس مکان پہ زکوٰۃ دینی ہوں گی. اب آپ یہ بولے کہ ہم خود خلاش ہو چکے ہیں اس لیے تو ہم گھر بیچ رہے ہیں, تو ایسی کیفیت کے اندر یہ کہا جا سکتا ہے کہ آپ پھر رکے رہیں اور بکنے کے بعد ایک ساتھ پوری زکوٰۃ نکالنا پڑیں گی جتنے سالوں تک رکے رہیں. ایک آدمی خود مجبور ہے, اس کو پیسوں کی ضرورت ہے اور اس کا مکان وہ بیچنا چاہ رہا ہے مجبوری کے تحت, تو وہ خود بیچارہ غریب خلاش ہو چکا ہے، بکتے ہی وہ چاہتا ہے کرے، تو اس معاملے میں جب مکان بکیں گا، بکنے کے بعد انشاءاللہ وہ تمام، جیسا ایک سال تک نہیں بکا تو ایک سال کی بکتے ہی دے دیں، دو سال نہیں بکا اور تیسرے سال بکا تو دو سال کی دے دیں، حساب کرے کہ پہلے ایئر میں مکان کی قیمت کتنی تھی، سمجھو 30 لاکھ، اگلے سال میں بھی 40 لاکھ اور پھر بکا، تو پہلے سال 30 لاکھ کی زکات اور دوسرے سال سمجھے آپ 40 لاکھ کی زکات، ایسا ملا کے ایک ساتھ رقم آئیں گی 40 لاکھ، اس میں سے نکالنا پڑے گا آپ کو، ٹھیک ہے، چونکہ آپ خود غربت کی حالت میں. لیکن آپ 2 سال رہے اور اتنی غربت کی حالت آ گئی کہ آپ نے 70-80 لاکھ تو ادھار لے لیا لوگوں سے، بیماری کی وجہ سے، اللہ نہ کرے لیکن بیماری کی وجہ سے، مصیبت کی وجہ سے، تو تب حساب کیسا ہوں گا؟ پہلے آپ چکائیں گے، چکانے کے بعد بچا تو دیں گے، نہیں بچا تو چھوڑ دیں گے، اس لیے کہ آپ خود اس دوران مفلس ہو چکے تھے، غریب ہو چکے تھے، اور مال وہ تو مجبور، گھر آپ کے پاس تھا لیکن مجبوری تھی، وہ بکا تو ہی آپ ادھار چکا سکتے، تو اس شکل میں انشاءاللہ پھر تو زکات نہیں رہیں گی، لیکن عام حالت میں آپ کو اس کی بھی زکات دینا ہے، اس گھر کی جس کو آپ نے بیچنے کی نیت کی ہو. کوئی مخصوص کنڈیشن ہو تو پھر علماء سے آپ رابطہ کریں، وہ انشاءاللہ آپ کو اس وقت کے اعتبار سے انشاءاللہ اس کا فتویٰ دیں گے. بھائی نے ایک سوال کیا کہ سیونگس ہم نے جمع کی اور سال سے پہلے، مثال کے طور پہ آپ فروری میرے پاس اتنا پیسہ آ گیا جو نصاب کو پہنچ گیا، رمضان تو ابھی آ رہا، اب ہم بولتے رمضان میں دینا ہے، تو بولتے ابھی تو ایک سال ہوا نہیں، پھر لے جاتے سو کہاں، اگلے رمضان کھینچ کے، مطلب 2017 میں نہیں دے کے 18 میں دیں گے، جبکہ وہ 18 کی فروری میں ہو جائیں گا، لیکن بولتے نہیں رمضان میں دینا ہے. تو دیکھیے، زکوٰۃ کے لیے رمضان کی شرط نہیں ہے، زکوٰۃ کے لیے ایک سال گزرنا نصاب پر مال پیسہ پہنچنے کے بعد یہ کنڈیشن ہے. تو پھر وہ رمضان میں ہو، غیر رمضان ہو، رمضان سے ایک دن پہلے ہو، رمضان کے ایک دن بعد ہو، ایڈوانس تو دی جا سکتی، بعد والوں کو جلدی دے سکتے. لیکن کچھ لوگوں کی غلط فہمی یہ بھی ہے رمضان میں زکوٰۃ کا ثواب زیادہ ملتا، یہ آپ کی غلط فہمی ہے، نکلیے اس سے باہر، اس لیے کہ فرض ہے وہ جب ہوں گا کرنا ہے، رمضان میں ایکسٹرا ثواب کیوں ملیں گا آپ کو فرض کا، سمجھ رہا؟ تو لہٰذا وہ فرض ہے، اس کو پورا کرنا ہے، رمضان ہو یا غیر رمضان ہو، ٹھیک ہے. تو لہٰذا آپ کو 355 ڈیز ہو گئے، اس دن یا اس سے پہلے تک فنش کر دینا ہے آپ کو، تو ایڈوانس دے دیجیے، 355 دن ہوتے ہی اس کو نکال دیجیے. تو لہٰذا آپ کے سیونگس کا، پیسے کا، کیش کا، مال کا، دولت کا، شیئرس کا، بانڈس کا، ایف ڈیز کا، گولڈ کا، سلور کا، پلاٹس کا، 355 ڈیز سے پہلے چکانا ہے، یا 355th ڈے کو دے دینا ہے. پلاننگ کیجیے اس سے پہلے، اور بہرحال کر دیجیے. خاموخواہ رمضان کا انتظار کر کے اپنے آپ کو گناہ میں ڈالنا، یہ کوئی نیکی کی بات نہیں، بہرحال یہ بہت خطرناک چیز ہے، اس لیے کہ موت آ جائے تو پھر ایک فریضہ ہم پر باقی رہ جائیں گا. یاد رکھیے، بھائی نے باغ کی مثال دی، کچھ باغ انار کے، چیکو کے ہیں، یا کھجور کے ہیں، یا انگور کے ہیں، فصلیں الگ الگ آتی، کبھی 2 بار آتے، کبھی 3 بار آتے، مطلب فصل 1 بار آتی، 2 بار آتی، 3 بار آتی سال میں، کچھ سال سے زیادہ ہوتی ہے، سالانہ دینا، کچھ بار بارش ہوتی ہے، کچھ بار بارش نہیں ہوتی ہے، ٹھیک ہے. تو اس معاملے میں کیا کریں؟ تو سب سے پہلے یاد رکھیے، جو چیزیں اسٹاک نہیں ہوتی اس پہ زکوٰۃ نہیں ہے، تو آم پہ زکوٰۃ نہیں ہے، چونکہ آم نکلنے کے بعد اسٹاک نہیں ہوتا. اب آم کتنے دن رکھ پاتے نکلنے کے بعد؟ 5 دن، 10 دن، 15 دن، 1 مہینہ، اس کے بعد سڑ جائیں گا، ٹھیک ہے. ٹھیک ہے، انار سیم، پھلوں کا سیم حال ہے. تو آپ اس کے، یہ جو چیزیں ایسی چیز جو اسٹاک نہیں ہوتی، یاد رکھیے، ان کو آپ اس کی انکم پہ زکوٰۃ ہوں گی، آپ کو اس چیز پہ زکوٰۃ نہیں ہوں گی. لیکن غلہ جو نکلتا ہے، جو سیف ہو سکتا ہے، ایسا کھجور ہو گیا، منقع ہو گیا، کاجو بادام ہو گیا، کشمش ہو گیا، اسی طرح گیہوں، چاول، اناج، جواری، باجرہ ہو گیا، یہ سٹاک ہوتا ہے، مکہ ہو گیا سٹاک ہوتا ہے، کاٹن ہو گیا سٹاک ہوتا ہے، سالوں سال کاٹن کے کپڑے تو پتہ نہیں کتنے ہزار سال تک اچھے رہتے بنے والے نا، سٹاک ہوتا ہے، رکھا جاتا ہے، ان پر آپ کو زکوٰۃ دینا ہے. یاد رکھیے، اس مال میں سے 5 یا 10% باقی چیزوں پہ، جو آپ نے کہا چیکو ہوگا، پھل ہوگا، ان کے اوپر اس کے انکم پہ اگر آ کر بچتی ہے، سال بھر رہتی ہے، تو اس پر دینا ہے. موسمبی بھی لے لے اس میں آپ، ٹھیک ہے. جو چیز سٹاک ہوتی ہے اس پر دینا ہے، جو نہیں ہو سکتی ہے ان پر نہیں ہے. پھر اس میں سیم آپ نے جیسا کہا کہ بارش ہوتی ہے، غیر بارش ہوتی ہے، وہ ڈیپینڈ ہے، میکسیمم کیا ہوتا ہے، منیمم کیا ہوتا ہے. دیکھیے آپ، زیادہ تر میکسیمم، بہت زیادہ 999 بار تو ہم پانی قدرتی ہوتا ہے، 1 بار تو ظاہر سی ہوتا ہے، اس کو 10% میں کاؤنٹ ہوں گا. زیادہ تر ہوتا ہے کہ دینا ہی پڑتا ہے بھائی، بہت دینا پڑتا ہے، تو بہرحال پھر اس کو آپ ایسا کاؤنٹ کر لیں کہ 8 مہینے پانی آپ دیتے، 4 مہینے قدرتی ہے، اور وہ قدرتی میں برابر نہیں ہوتا، تو بہرحال آپ اس کو 5% میں کاؤنٹ کریں، مطلب 20% والے، مطلب 20ویں حصے میں بہرحال اس کو آپ کاؤنٹ کریں. بھائی نے ایک سوال کیا کہ اگر سونا سمجھ لیجیے ان کے پاس 10 تولے ہیں، جبکہ زکوٰۃ تو 7.5 تولہ جو پرانے اعتبار سے اور نئے اعتبار سے 85 گرام 8.5 تولہ ہوتی ہے، تو 8.5 تولہ ان کے پاس ہے، تو کیا وہ پورے 10 پر دے یا صرف 2.5 پر دے، مطلب 8.5 کے بعد والے حصے پر، معاف کرنا، 1.5 پر دے، 1.5 تولے پر. تو یاد رکھیے، اگر آپ کے پاس 10 تولے سونا ہے جو کہ نصاب سے زیادہ ہے، آپ کو 0 سے لے کر پورے 10 تولے تک، مطلب پورے کی دینا پڑیں گی. 30,000 روپے اگر سونا ہے تو 3 لاکھ کی زکوٰۃ دینا پڑیں گی آپ کو، چونکہ 10 تولہ ہے، سمجھا. لیکن اگر 80 گرام ہے تو پھر آپ پہ کوئی زکات نہیں جب تک کہ وہ 85 گرام نہیں ہوتا. تو جب 85 ہو جائے 85 گرامس ہو جائے تو آپ کو پورے پہ لگ جائیں گی, مطلب 84 جو نیچے کا ہے 85 گرام 85th گرام اور اس کے نیچے کا پورا اور اس کے بعد جتنا بھی ہوں گا پورے پہ. تو مطلب اگر آپ کے پاس 10 تولے سونا ہے تو پورے 10 کی دینا ہوگی, ٹھیک ہے. یہ نہیں کہ صرف 1.5 تولے کی 8.5 منفی ہو جائیں گا, پورے کی سیم چاندی کا ہے سیم باقی ساری چیزوں کا ہے. انشاءاللہ عزیز ہم اپنی بات کو یہیں ختم کریں گے. وآخر دعوانا الحمد للہ رب العالمین. سبحان ربک رب العزت عما یصفون وسلام علی المرسلین والحمد للہ رب العالمین.